आदमी अपने मतबख में खाना पकाने के दौरान जो कपड़ा या तीसरा इस्तेमाल करती है, क्या पहनने के खातिर लुंगी का हो, बनियान का हो, कोई चिल्ला उसे चेहरे में, और वो इतना काला, इतना बदबूदार, इतनी उसकी रंगत खत्म होती है कि ये नहीं पता चलता कि सफेद का या जैसा। उस चेहरे का नाम मता है। ये सारी कायनात और जितना इसके जो कुछ है ये तो शीशा है, भला इसके लिए लफ्ज़ सरमाया तोबा तोबा तोबा। इसीलिए तो कहा जुर्म किसको कहते हैं, जुर्म किसको कहते हैं, वज़ू से भी गैर महल्ले ही चीज को उसके गैर मसरफ में रखना, ये उसकी बस जाती है। लफ्ज़ सरमाया, सरमाया सबसे बड़ा सरमाया वो ईमान का सरमाया है। इसीलिए हमारी इस मेहनत से कि उम्मत के बच्चे बच्चे को, उम्मत के बच्चे बच्चे को ये बावल कराना, ये तस्लीम कराना, उसके दिल भीतर उतर जाना, तालीम के हल्कों के रास्ते, ईमान की दावत के रास्ते, इंसानी बातचीत के रास्ते, मशहूर के रास्ते, खुशी उम्मीद रिश्तों के रास्ते, सहरोजा और रफत और पांच कामों और मस्जिदों को आबाद करने के रास्ते, किसके सारे ये सारी तदबीरें हैं कि उम्मत के बच्चे बच्चे और उम्मत का जोन सा तबका और जिस तबके के तहत जितने अफराद हो, हर फर्द के दिल में इस ईमान के सरमाए की कीमत इतनी उतर जाए, इतनी उतर जाए कि इसके लिए एक नहीं अगर सौ जानों की जरूरत हो तो मेरी सौ जाने यही तो वजह थी को जब पेशकश नहीं है पहले दावत नहीं, अगर तुम नसारी हो जाओ, ईमान छोड़ दो, अल्लाह मानना, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की इंसानों का मोहम्मद उसका इनकार, अगर ये कर दो आदम मुल्क देंगे, आदम मुल्क के पास कंप्यूटर नहीं थे, और ये तुम्हारी क्या होती है सारी जिससे हिसाब लगाते हो गिनते हो, लेकिन साहबा अल्लाह ऐसी तरबियत हुई थी और ऐसा अंदर में ईमान उस सरमाए की कीमत उतरी थी कि पहले झपके में उसका हिसाब क्या कहा जाता आसमान और सारा मिलकर एक मच्छर का फर्क नहीं, एक मान उसका आगा वो लगा, अरे ये तो खराब का हिस्सा भी नहीं बनता। रोल नंबर क्या कहते हो, क्या कहा, रोल नंबर घर भुला कहीं और आए दूसरे रास्ते से, मार देंगे, जला देंगे, फूंक देंगे, टिक्का बोटी बना देंगे, यू करेंगे, यू करेंगे, ईमान को सरमाया इस तरह दिलों में बिठाया था कि यह सरमाया है और इसकी हिफाजत इसके तरफ पे और इसकी दावत को लेकर आलम की चार जनता में चलना ये तुम्हारी पैदाइशी मकसद है। तुमने इस दुनिया में आंख खोली इसी के लिए, तुम अपनी मां के सीनों से लटके दूध इसी के लिए पी रहे हो। ये तो वजह थी एक बाहर चार बेटे या के बाद भी गए और एक को क्या करी दूध माफ लेकर आऊंगी, मैंने तुम्हें सीने से दूध पिलाया, किसी दिन के लिए पिलाया, किस ईमान जैसे सरमाए की राह में अगर जान जाने की नौबत आए, इसीलिए एक दो तीन चार चार जवान बेटे कहीं शोहर बाप भाई लेके बाप दिखे खबरें आ रही है, सदैव करना चाहिए माँ तेरा शुक्र, जिसके लिए दूध दिलाया था, जिसके लिए पाला था और जिसके लिए हमने ये सारा किया था, आज मेरी आंखें ठंडी हो गई। वाकयान की कुर्बानियों के वाकयात और सीरत को बयान करना तो मेरे लिए बहुत आसान, और आपका बैठकर जमकर सुनना ये आपके लिए उससे भी आसान। क्या गुजरी होगी, माँ माँ होती है, बाप बाप होता है, माँ की रातें किसी बच्चों के लिए, माए कैसे, माँ की ममता कितनी मशहूर, फिर वो जवान जैसे बड़े बड़े अरमान होते हो अवस्था कि बुनियादी बात यह है कि दुनिया किसरा भी कह रहा था, किसरा भी कह रहा मेरे पास सरमाया, ऐसे भी कह रहा मेरे पास सरमाया, नाम भूले हो लर्जे सरमाए की तौहीन न करो। किसने कहा यह सरमाया, किसने कहा यह सरमाया, सरमाया की बात अल्लाह के हर गैर से, अल्लाह के हर गैर से कुछ न होने का यकीन, अल्लाह ही से सब कुछ के बगैर सब कुछ होने का यकीन, मोहब्बत से खुशामद से दरामद से किसी तरह उम्मत का हर फर्द अपना पूरा सबक याद कर ले, क्या पढ़ा था, किसने पढ़ाया था, क्या पढ़ाया था, हाय हम सबक ही भूल गए। जैसे मैंने इलिया साहब रहमतुल्लाह से किसी ने पूछा था, आप फरमाते हैं मेरा काम मेरा काम मेरा काम, किसी ने पूछा हजरत यार आपका काम है क्या, आपका काम है क्या, तुम्हारा मेरा काम रामदार होना है, मेरा काम तो रामदार होना है, वो खातून वहां जिसके सर से उसके शोहर का सारा उठ गया हो, कैसी बिलक बिलक के रोती हर मौके पर, हर मौके पर, ईद है बकरीद है आशुरा है, बच्चे की शादी हो रही है, बेटी रुखसत हो रही है, नवासा पोता आ रहा है, हर मौके पर हाय तुम न हुए, हाय तुम न हुए, और इसकी इस आह में और इसकी इस रोने में कोई तसल्ली नहीं, कोई बनावट नहीं। फरमाते थे मेरा काम हाय उम्मत उम्मत कर दी, उम्मत उम्मत कर दी, इसलिए हमारी मेहनत उम्मत बनाने की मेहनत है। इसलिए हनुमान ने लिखा है उम्मत کی بنیادیں اور امت کے بکھرنے، امت کے ٹوٹنے، امت میں پھوٹ پڑنے، امت کے شیرازے کے منتشر ہونے، اس کی بنیادیں بتلائی. اللہ کے نام خیر کے علماء کرام کو کوئی شعبہ اس کا نہیں چھوڑا. خدا توفیق دے اور علماء کی صحبت کے راستے اب ان سے اس قرآن حدیث کی روشنی میں زندگی کے ہر قدم کے لیے بری لے. امت کے بننے کی بنیادیں بتلائی آپس کا تعاون. الدین النصیحہ، دین کا سب کو دیا، تاجروں کو، کاشتکاروں کو، حاکموں کو، حکمرانوں کو، پبلک کو، عوام کو، خواص کو، غریب کو، امیر کو، مرد کو، عورت کو، یہ سارے مل کر اس کے لیے تعاون، جان سے، مال سے، صلاحیتوں سے، تو پیار کے بولوں سے کہ امت بنتی ہے آپس کے تعاون سے. اور امت کا شرازہ بکھرتا ہے، امت میں پھوٹ پڑتی ہے، امت میں دہاڑیں پڑتی ہے اور امت ٹکڑے ٹکڑے ہو جاتی ہے. جب اس کی بنیادیں بدل جاتی ہے، جس کو کہا تحسف، تحسف اور تشدد، فرقہ بندی، گروپ بندی، ہماری قوم، ہماری زبان، ہمارا علاقہ، ہمارا آدمی، ہماری برادری، ہمارا رنگ، ہمارا حرفہ پیشہ، کہ اب دہی ہو. اسی لیے اس کام کے ذریعے جو بات بڑے حد میں فرمائی تھی، میرا کام تو رانڈ کا رونا ہے، ہمارا ہر چیز میں شہر ہونا، اپنی مسجد کا عوام کش، اپنے گھر کی کونے کی تعلیم، ہر ہماری دعوت ہمیں یہ سبق یاد دیا رہا ہو، ہم جو کچھ ہیں بعد میں ہم امت، میرا بیٹا امتی، میری ماں امتی، میری بہن امتی، میری دیر امتی، میں امتی، میرے محلے کا ہر فرد امتی، اور جس نے جہاں کلمہ پڑا ہے، ہم جو کچھ ہیں بعد میں ہیں، ہم امت ہیں. پھر اس امت کو جیسے اجتماعی طور پر امت بنایا، اجتماعی طور پر جو کچھ لائے تھے وہ سارے کا سارا محمد صلی اللہ علیہ وسلم اسے دے کر گئے. Come on. اسلام نے دو بڑے بڑے لگن کڑھائیاں جیسی ہوتی ہے، ایک میں گوشت ہے انتہائی کچا بدبودار سڑا ہوا یہ اس کے چل رہے ہیں، اور دوسری طرف شاندار قورمہ خوشبودار پکا ہوا۔ حضرت رسول پاک صلی اللہ علیہ وسلم اس شب معراج میں دیکھ رہے ہیں کہ لوگ اس اچھے کو، اس خوشبودار کو کھانے کے بجائے لوگ ٹوٹ پڑ رہے ہیں، ریکارڈنگ اکیلے جا رہے ہیں اس سارے گوشت پر۔ آپ نے فرمایا جی بھی یہ کیا منظر ہے، یہ کون لوگ ہیں؟ اللہ کے پیارے پیغمبر صلی اللہ علیہ وسلم، یہ آپ کی امت ہے؟ میری جی، تو یہ کیا کہ ان کو جو اللہ نے حلال کی کمائی، حلال کا لقمہ، گلوں میں پڑی بات، یہ پروردگار نے تو ان سے یوں کہا کہ پاکیزہ روزی کھاؤ، گلوں میں رشتے اور بکو مش گلونا، اللہ کی دی روزی کھا کے اس کی قدر کرو، اس کو خیر میں، اس کو اللہ کی عبادت میں، اس کا ایمان بنانے میں، اس کو تقوی توکل بنانے میں، اس کو صبر شکر بنانے میں، اس میں اس کو قناعت و زہد بنانے میں، ارے اس کو قبر کا نور بنانے میں، اس صراط کی رفتار جانے میں، خدا کے سامنے کی رضا کا پرچہ لے، اس کو استعمال کرو۔ انہوں نے اس سب سے آنکھیں بند کر لی، کھائیں گے خوب، اب پیٹ بھر کے کھائیں گے، اب قسم قسم کے کھائیں گے، چکنے چپڑے کھائیں گے، مارے بجائیں گے، بہنوں کا کھا جائیں گے، بھائیوں کا کھا جائیں گے، مسجدوں کا کھا جائیں گے، مدرسوں کا کھا جائیں گے، سود کا کھائیں گے، لون پاس کرا کے کھائیں گے، جھوٹ سے، چوری سے، دھوکے سے، غبن سے۔ اللہ کے پیارے پیغمبر صلی اللہ علیہ وسلم یہ وہ ہیں جو اس حرام کے لقموں پر آخرت سے، اللہ کی ناراضگی سے، قبر کے اندھیرے سے، حشر میں خدا کے سامنے کی پیشی سے، نبی کو منہ دکھانے سے سب سے آنکھیں بند کر کے اس دنیا میں جو حرام کے چکنے چپڑے لقموں پر اونگے منہ گرتے ہوں گے، خدا ان کے ساتھ یہ معاملہ کرے گا۔ بتا دی، اور آپ نے آ کے اس کی خبر دے دی امت کو۔ آگے پھر تشریف لے گئے، آگے دیکھا، وہاں بھی بالکل یہی منظر، لوگ اس اچھے کو چھوڑ کر اس سڑے پر آگے منہ گر رہے۔ جبریل، یہ کون ہے؟ یہ کیا منظر ہے؟ اللہ کے پیارے پیغمبر صلی اللہ علیہ وسلم، ہے یہ بھی آپ کی امت ہی، ہے یہ بھی آپ کی امت ہی، حلال کی آپ بیویوں کو چھوڑ کر جو پڑھائیوں کے پاس راتیں گزارتے ہوں گے، منہ کالا کرتے ہوں گے، ان کے ساتھ خدا یہ کرے گا۔ میں نے عرض کیا کہ حضرت رسول پاک صلی اللہ علیہ وسلم نے معراج سے ایک ایک چیز، وہاں کی تیاری کا سامان بھی، وہاں پیش آنے والی مصیبتوں بلاؤں اور طرح طرح کے ہزاروں سے حفاظت کا سامان بھی، اور سارے اعمال کی جان وہ ایمان، وہ روزہ، وہ نماز، وہ زکات، وہ حج، وہ اس، وہ میراث کی تقسیم، جتنے اعمال، ہر عمل کی جان ایمان۔ اسی لیے تمام نبی اور تمام پیغمبر علیہ الصلوۃ والتسلیمات کی پہلی پکار، پہلی آواز، دعوت کا پہلا کلمہ لا الہ الا اللہ معبود برحق پر اللہ ہی ہے، اس کے علاوہ کوئی کچھ نہیں۔ صحابہ کرام رضوان اللہ اجمعین کی یہ ساری ترقی کا راز، جس دن اللہ نے ایمان سے نوازا، اب ایمان نے جس وقت جو تقاضا کیا، ایمان کا تقاضا روزے کا رکھیں گے، شہری کسے کہیں، ہم پہ کہا شہری اور ہم پہ کہا افطاری، دو گھونٹ پانی پی لیں گے، روزہ ضرور رکھیں گے۔ ایمان کا تقاضا ہے مومن روزہ رکھتا ہے، اور کسے رکھتا ہے؟ من صام رمضان ایمانا واحتسابا، مومن روزہ رکھے گا اس ایمان کے ساتھ، اس یقین کے ساتھ، میرے اللہ کا حکم ہے، اس یقین کے ساتھ میرے اللہ نے اس روزے کی بھوک پر، روزے کی پیاس پر، روزے کے خلوے میدا ہونے کی وجہ سے منہ کی بو پر یہ وعدے کیے ہیں، میرا ایمان ہے، میرا اللہ ہے اس کے ہر بات کا، میرے اللہ سچے ان کی ہر بات سچے۔ جب ایمان کہتا ہے نماز کو جان تو جا سکتی ہے، آگے پیچھے دو کر کے سراط الحال کر کے نماز کسی حال میں نہیں چھٹے گی۔ ایمان نے جو تقاضا کیا، پھر یہ کہ بھائی تم نے تو اپنا ایمان بنا لیا، بھوک بھی برداشت کی، پیاس بھی برداشت کی، یہ ایمان، یہ سرمایہ ہر ایک پر پہنچے، پھر کس کی دعوت کے لے کے چلو، کہاں خراسان جاؤ، روم جاؤ، پاریس جاؤ، حبشہ جاؤ، مصر جاؤ، افریقہ جاؤ، جنگلوں میں جاؤ، شرق میں، غرب میں، شمال میں، جنوب میں، کہ تمہاری تم نے ماں کے پیٹ سے جنم اسی کے لے لیا ہے، اس نعمت کی وہ قدر کی، وہ قدر کی کہ دنیا ہی میں اللہ نے رضی اللہ عنہم ان الذین آمنوا وعملوا الصالحات اولئک هم خیر البریہ، جتنی قسمیں ان میں سب سے اچھے، سب سے بھلے، سب سے اونچے، جن پہ یہ ایمان کا اور ایمان کے تقاضوں والی زندگی کا سرمایہ ہے، ان سے اللہ راضی۔ اب کیسے راضی؟ ایسے راضی کہ کبھی ناراض نہیں ہوں۔ اسی لیے میرے بھائیوں، دوستوں، عزیزان، بزرگوں، خدا کرے کہ امت کے ہر طبقہ اور ہر طبقے کا ہر فرد اس ایمان کو ایسا سرمایہ یقین کرے اور اس کے دل بھیتر ایسا بیٹھ جائے کہ اس سرمایہ کی حفاظت میں جو کرنا پڑے، پھر اس ایمان کی کوئی حد نہیں ہے، بناتے چلے جاؤ، بناتے چلے جاؤ، ایمان بناتے چلے جاؤ، ایمان بناتے چلے جاؤ، کہ زندگیاں ختم ہو جائیں گی، ایمان کے سمندر کا کنارہ نہیں ہوگا۔ اور پھر ارے ایمان والوں، تمہارے کیا مزے، دنیا خدا تمہاری بنائے گا، آخر خدا تمہاری بنائے گا، تمہاری صحبت میں، تمہاری صحبت میں، اور تم کون؟ تم نہیں، تم سے پہلے جو امتیں گزری، ان پہ انہوں نے جن کے پاس ایمان تھا، ان کی صحبت کا اثر کتا بھی جنتی ہو گیا۔ وَقَلْبُهُمْ بَاسِطٌ ذِرَاعَيْهِ بِالْوَصِيلِ، جس کتے کی رال کے لیے، جس کتے کے وجود پر فرشتوں کا جو، لیکن یہ ایمان والوں کی صحبت، اور وہ تو امم صادقہ میں سے ہے, پہلی امتوں میں سے ہے. یہ خیر امت, یہ جب ایمان کی مان بنائے گی, یہ جب ایمان کی دعوت کو لے کر چلے گی, یہ جب ایمان کے راستے کے مجاہدے کرے گی, انسان انسان کٹے ارے پھوڑ کھانے والے جانور, اگر چونکہ وہ تو اللہ کا نظام ہے, اصحاب کہف کا ایک کتا وہ جنتی. اب دنیا میں قیامت تک کسی کتے کے لیے یہ بات نہیں, لیکن ہاں ہاں خدا کرے ہم سمجھیں, کتوں کی سی زندگی گزارنے والے, اس کو کاٹ اس کو کھا, اس کو لوٹ اس کا لے, اس کو دانت اس کو کتا کہتا ہے نا, خاص خاص طور پر کچھڑا کتا وہی پہچانتا, یہ وہی پہچانتا, بوڑھا ہے بزرگ ہے امام ہے مسجد ہے عورت ہے بولیے کچھڑا ہے, جس گلی میں جس شہر میں جس قصبے میں جس کوچے میں جس صوبے اور جس ملک میں کچھڑا, کہ ایسا کچھڑا کتے جیسی زندگی گزارنے والے اگر اصحاب کہف کی صحبت پر ایک کتے کو جنت ملی ہے, اللہ کی قسم لاکھوں کروڑوں ارواں کروڑوں ارواں سگوں مرتبہ اللہ کی قسم, اگر محمد صلی اللہ علیہ وسلم کی امت اپنے اصلی فریضے پر آ جائے تو مشرق مغرب کے درمیان پھیلی ہوئی کتوں سوروں کی زندگی جینے والے انسان جنت کے راہی بن جائے. اللہ نے اس ایمان میں اس محنت میں وہ طاقت بتا دی, لیکن امت اپنا ہی سبق بھول گئی. ایمان جتنے راستوں سے بگڑ سکتا ہے اس سب کے لیے تو امت کا ہر خاص عام, کیا تاجر ہو کیا کاشتکار, کیا عورت ہو کیا مرد, کیا دیہات ہو کیا شہر, کیا ہی چنی ہو اور چنا, صبح سے شام تک کن بولوں سے کن فکروں سے کن مجلسوں میٹنگوں سے کس طرح کے لقموں سے کس طرح کے کپڑوں سے کس طرح کی تقریبات رچانے سے کس طرح کی خلوت و جلوت سے جس سے ایمان پر ضرب تاری پڑتی ہے اور ایمان چور چور ہو جاتا ہے. اگر ہر ایک اپنی ڈائری دیکھے, جبکہ اس امت کے ہر طبقے کے ہر فرد کو یہ کہا گیا تھا تمہارے پاس دی ہوئی جان اللہ کی, تمہارے پاس دیا ہوا مال اللہ کا, تمہارے پاس اپنا خیرت سمجھ بوجھ دی ہوئی اللہ کی, یہ ساری تمہارے اپنے ایمان بنانے کے ساتھ اس ایمان کو پختہ اور کامل کرنے کے ساتھ اور یہ بنا بنایا بچانے کے ساتھ عالم کی چار سمتوں میں اس کی دعوت کو لے کر پھرنے کے لیے اللہ نے تم کو دیا. یہ ایمان کی دعوت کو لے کے پھرتی, یہ اپنا ایمان بچاتی, یہ اپنا ایمان پکاتی, اس کے تو اپنے ایمان کے لالے پڑ گئے. پھر اللہ کے راستے میں چلو پیدل جماعتوں میں اور چلو بستیوں میں اندر, کہنے کو کہیں کہ ہاں ہمارے دادا ہمارے پردادا ہمارا خاندان اور بچوں کو کلمہ تک یاد نہیں, جو امت اس لیے آئی تھی, جو امت اس لیے اس کے ہاتھوں پر یہ سرمایہ تقسیم ہوتا, ہر ایک کی جہنم جنت سے بدلتی, ہر ایک پر آنے والا اللہ کا غضب اللہ کی بے پناہ رحمتوں سے بدلتا, اپنا ہی راستہ بولتے. اسی لیے سمجھنا, اور اللہ جزائے خیر دے, اللہ جزائے خیر دے جو ان پیدل جماعتوں میں چلتے ہیں. کارگزاریاں سنو, کیسے کیسے مجاہدے, کیسی کیسی قربانیاں, لیکن ان کے ہاتھوں کہ سب سے زیادہ طاقت ان کے ایمان میں آ رہی ہے کہ یہ ہمارے لیے کہ اتنی بات کافی ہے. اللہ نے کہہ دیا یا ایھا النبی, یا ایھا النبی حسبک اللہ ومن اتبعک من المؤمنین. اللہ نے فرمایا پیارے نبی اللہ آپ کے لیے کافی, اور جو آپ کی چال چلے گا اس کے لیے اللہ کافی. اور پہلے جماعتیں چل رہی, اب پتا نہیں کیا کیا خطرات کیسے کیسے, یہاں تک کہ اللہ کے راستے میں چلنے والوں کی کارگزاری, تمہارے اس ملک کی کارگزاری, جماعت کے ساتھ جا رہے ہیں, پلیا پار کرنی ہے, سارے ساتھی پہنچ گئے, ایک ساتھی نہیں. مغرب ہو گئی, کھانا ہو گیا, عشاء ہو گئی, ساتھی لیٹ گئے, سو گئے, سو ہوئی, وہ ساتھی نہیں. اسی پلیا سے واپس آ رہے, دیکھا ایک ساتھی مگرمچھ کے منہ میں ہے. ساتھی حیران, امیر صاحب ساتھی تو ہے پر دیکھیے کہاں ہے, مگرمچھ نے منہ نکال رکھا ہے, اس کے منہ میں یہ ساتھی ہے. بھائی کیا کریں کیا کریں, ہم تو اللہ کے راستے کی محنت میں ہیں, نبی والی محنت پر ہیں. ہاں اتنی بات ضرور ہے, نبی کی محنت نبی والے محنت سے, نبی کی محنت نبی والے مجاہدوں سے, نبی کی محنت نبی والے اخلاص سے, نبی والی قربانیاں, نبی والے آنسو, نبی والی آہیں, نبی والی اندر کی شفقتیں, خدا کی مخلوق پر ترس, کہ دعوت جب بنے گی ورنہ دعوت نہیں رہے گی. اپنی منمانی, اپنی جی چاہی, جو جی میں آیا, جب جی میں آیا, جس کہ پھر دعوت نہیں ہے. اسی لیے لقد کان لکم فی رسول اللہ اسوۃ حسنۃ, تمہارے لیے بہترین نمونے عمل نبی ہیں. وما آتاکم الرسول فخذوه, محمد صلی اللہ علیہ وسلم جو کچھ تمہیں دیے گئے ہیں اس کو لے لو. وہ مکی زندگی کا زمانہ, وہ مدینہ پاک کی ہجرت کا زمانہ, وہ بدر, احد, خندق, تبوک, وہ غزوہ ذات الرقاع, کھجور کا گزارا, وہ ایک مجمع کئیوں کے لیے سیکڑوں کے لیے کافی, وہ آسمان سے نور کا اترنا, اور سیرت اپنے نبی کی, اور سیرت صحابہ کی, صحابہ مولانا ایمان و احتساب, یہ ایمان و احتساب صرف روزے کے ساتھ نہیں, کش کرو اس ایمان و احتساب کے ساتھ, تعلیم کے حلقے میں بیٹھو اس ایمان و احتساب کے ساتھ, گرمی برداشت کرو, سردی برداشت کرو, لوگوں کے کلے جملے برداشت کرو, تلسکی کی نظریں برداشت کرو, اس پر اللہ کیا دیں گے, اللہ کیا دیں گے. اس ساتھی نے کہا کہ امیر صاحب ساتھی تو ہے, بھئی کیا کریں کیسے کریں. واہ امیر صاحب, ہم تو رات دن یوں سنتے ہیں, ہمارا تو ہر کام مشورے سے ہے, کہ مشورہ کرنا چاہیے, ان حالات میں ہمیں کیا کرنا چاہیے. کہنے لگے اتنا تو یاد پڑتا ہے کہ کہ حضرت رسول پاک صلی اللہ علیہ وسلم نے جب خواب دیکھا تھا لقد خلنا المسجد الحرام ان شاء اللہ آمینین, وہ دن آئے گا, وہ دن آئے گا جس حرم مبارک سے روتی آنکھوں ڈبڈباتی آنکھوں رات کے اندھیرے میں نکلے ہو, اللہ تمہیں دن بہارے اجلے دن میں داخل کرے گا. نبی کا خواب وہی ہوتا ہے, نبی کا خواب وہی ہوتا ہے, اس لیے نبی پر اس پر عمل کرنا فرض اور ضروری. حضور پاک صلی اللہ علیہ وسلم نے اس خواب کی بنیاد پر مجمع تیار کیا, چلیں گے کعبے کو, کریں گے طواف کعبے کا, چمکیں گے منتظم کو, مانیں گے اللہ سے بشریت کی ہدایت کے فیصلے کروائیں. اسی لیے وہ کہتے ہیں کہ ہماری اس محنت میں پانچ کام کرتے ہیں, چلا دیتے ہیں, ہر سال چار مہینے لگاتے ہیں ملکوں میں, صرف اتنا نہیں ہے, یہ تو الف با کا ہے, پوری امت کے ہر فرد ہر طبقے کے ہر فرد کی فکر بدل جائے اور اس کی فکر محمد صلی اللہ علیہ وسلم فکر ہو جائے. اللہ کا ہر بندہ بندی اللہ سے وابستہ کیسے ہو جائے, اللہ کی حضرت اس کے دل میں کیسے اتر جائے, اللہ کی بڑائی کے سامنے اللہ کے ہر ایک کی چھوٹ آئی, اللہ کے خزانوں کی وسعت اس پر نظریں مرکوز, ہر مخلوق سے قطع نظر. دعوت تو یہ دعوت میں وسعت ہے, یہ فکر ہے حضور کا کہ سارے چنانچہ ساتھ نہیں تھا امیر صاحب اتنا تو یاد پڑتا ہے کہ جب خواب دیکھا تھا آپ نے مجمع تیار کیا اور چل پڑے مدینہ منورہ میں ہے, جانا مکہ مکرمہ ہے, شیولیت کمپالا امپالا مسجد یہ ستا ہے, ارے غزوے ایسے ہوئے ہیں, غزوے ایسے ہوئے ہیں, کہاں کا سوٹ کہاں کا بوٹ, کہاں کا سوٹ کہاں کا بوٹ, چپلیں بھی نہیں وہ بھی پھٹ گئی, اچھالے پڑ رہے ہیں, اپنی چادر پھاڑ کر اس کے چکھڑے بنا کر جو پیروں کو لپٹے ہیں نام ہی اس کا ہو گیا چکھڑوں والا غزوہ, چکھڑوں والا غزوہ. اور غزوہ کسے کہیں جس میں نفس نفیس سارے کائنات محمد الرسول اللہ صلی اللہ علیہ وسلم ساتھ, آپ خود اس میں ہیں, خالی نارے تکبیر زندہ باد, تبلیغ زندہ باد, دعوت زندہ, اس سے نہیں ہوتا. جو جتنا زندہ دار, جو جتنا بڑا, اسے اسی طرح لگے کھانے ہیں, اسی طرح مجاہدوں سے دو چار ہونا ہے. وہ مجاہدے, وہ قربانیاں, وہ آنسو, وہ تکلیفیں, وہ ایک سطح کو پہنچتی ہے جیسے دیگچی کا پانی گرم کرنے کے لیے رکھا, دیگچی رکھی اب گرمائی پہنچنے لگی, پہلے تلی گرم ہوئی پھر وہ گرمی باہر سے اندر منتقل ہوئی, تلی والا نیچے کا پانی پھر بیچ میں پھر اوپر گرم ہونا شروع ہوا, ہوتے ہوتے ہوتے ہوتے اس کے باپ اٹھتے, اب پھر وہ باپ کتنی اٹھتی کتنی اٹھتی یہ پوری دیگچی کا پانی کھولنے لگا, اور ایسا کھولا کہ اس باپ نے مارا دھکا बनती भाप टकने से टकराती है, लेकिन की आंसू और आह अर्श इलाही से टकराती है। फिर वहां से फैसले होते हैं हिदायत, मीठा मीठा हाथा तो करवा करवा थू तो ऐसा नहीं। ये रास्ता शुरू से लेके अखीर तक, शुरू से लेके अखीर तक मुजाहदों का, कुर्बानियों का, और फिर अजीब बात मंजाहदा इन्नमाई जाहिल से जो करता हो अपने लिए करता है। यमुनों ने आएगा असलमो, हम यूं पैदल चले, हमने यूं कुर्बानियां दी, हम यूं करते हैं, हम तो यूं गिरती है हमारे घर। किस पे आसान जताते हो, बदला अल्लाह देगा। इसलिए ईमान हाफिज साहब वो सिर्फ रोजे के साथ नहीं, ईमान हाफिज साहब उमूमी गश्त के साथ, ईमान एहतिसाब खुसूसी गश्त के साथ, ईमान एहतिसाब दूसरा गश्त जिससे दूसरी मस्जिदों को आबाद करना और काम पर खड़ा करना, उसके साथ हर अमल में ईमान एहतिसाब चलेगा, उस पर खुदा को प्यार आएगा। साथी कह रहे इसीलिए बड़े हजरत फरमाते थे, जब तक हमारा काम हजरत रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम और आपके सहाबाए किराम रिज़वानुल्लाहि ताला अलैहिम अजमईन की सीरत की रोशनी में होगा, अपने मकाम पर अपनी मस्जिद का हो, आलमी सतह पर कोई हो, काम सीरत की रोशनी में। फरमाते थे कि जब सीरत की रोशनी पर काम होगा, सबसे पहले ऐसे काम करने वालों के हाथों काम में जमाव पैदा होगा। दूसरी बात फरमाई, ऐसे काम करने वालों के हाथों नई नई सलाहियतें, नई नई इस्तेदादें, उम्मत के मुख्तलिफ तबकात के लोग इस मेहनत की तरफ रुजू करेंगे। इसलिए जब सीरत से हटकर काम होगा तो अच्छे अच्छे पुराने कट जाएंगे। काम तो मैं जमाव तो क्या होता, काम में इंतिशार, मस्जिदों में इंतिशार, असल हमारे लिए सीरत है। और सीरत ने सब कुछ दिया है। फरमाते थे ऐसे काम करने वालों के हाथों काम में जमाव पैदा होगा, काम में तरक्की, यानी इनके हाथों नई नई इस्तेदादें, अच्छे अच्छे सलाहियतें, जो लोहे पे, लकड़ी पे, तांबे पे, पीतल पे, धूल पे, पत्थर पे लग रही है। देखो दुनिया को और देखो चार सिंकों को, उम्मत की सलाहियतें किसके काम आ रही है, किसके आलेकार बने हुए हैं, हमारे ताजिर भी, हमारे काशकार भी, हमारे खवास, और जिन पे अखसुल खवास की टोपी रखी हुई है वो किसके काम आ रहे हैं, किनके आलेकार बने हुए हैं। दो शिजाएं कुमारी बच्चियां, जिन खानदानों की तारीख और जिन खानदानों की रिवायत ये कहती है कि हमारे परदादे से लेकर हमारे अब्बा के जमाने तक हमारे घर की किसी खातून का किसी ने नाखून नहीं देखा, क्या वो किसके काम आ गए, उनके हाथ किसके लिए हिल रहे हैं, उनकी नजरें किधर देख रही है। और ये तय है अल्लाह हमारी रहमत फरमाए और बहुत बुलंद दर्जात नसीब फरमाए हमारे हजरत मां इमाम हसन साहब रहमतुल्लाह अलैह, यूं फरमाया करते थे, बहुत सादा सा आम फहम जुमला, आदमी जब करने के काम नहीं करता है तो न करने के काम मजबूर होकर करने पड़ते हैं। एक, आदमी जान और माल जब लगाने की जगह नहीं लगाता है, न लगने की जगह मजबूर होकर लगाना पड़ता है। आज معلوم ہے کتنے حالات سے دو چار ہیں. کوئی مل لے ذرا اتنا پوچھ لو کیسے مزاج ہیں. خیریت تو ہے بس ٹیپ کھل جاتا ہے. وہ کاروبار میں وہ لڑکی وہ بہو کا بھی ایک مسئلہ چل رہا تھا, تاریخ بھی پڑی ہوئی ہے, پہلے بھی تین کیس تھے. ارے بھائی اللہ تجھے اچھا رکھے, بس کم بس کر. ایسا کیسے ایک بچتا ہے ہر ایک کا, کیوں خدا کرے خدا کرے خدا کرے. سب سے پہلے میری آپ جتنا مجمع ہے جہاں آواز جا رہی ہے اور خدا میری اس آواز کو مشرق مغرب مشرق گنگم تک پہنچائے اور وائٹ ہاؤس تک پہنچائے انسانوں کی جان و مال کے لیے. قرآن نے قرآن سے پہلے تورات نے انجیل نے زبور نے انسانوں کی جان و مال کے لگنے کے مصرف بتائے. کھلا کرے امت دوبارہ رجوع کرے اپنی جان و مال کو کلمے کی بلندی نبی کی زندگی کے گھر گھر در در پہنچانے اور عالم کی چار سمتوں میں بچنے والے انسانوں پر ترس کھاتے ہوئے ایک مجموعہ ایک مجموعہ اس پر آ جائے. مولانا یوسف صاحب رحمت اللہ علیہ نے بہت سارے عنوان قائم کیے. دعوت میں کیا ہوتا ہے, ارے دعوت کے علاوہ کے اور چیزوں میں کیا ہوتا ہے؟ فرمایا دعوت میں اپنی قربان کرتے کرتے اپنے تن کے کپڑے تک نہیں, اپنے بچوں کا کھانا نہیں, لیکن دعوت یہ مزاج دیتی ہے اپنا برداشت کر لیں گے. اگر لوگوں کے چولہے جل جاتے ہیں, لوگوں کے تن ڈھک جاتے ہیں, لوگوں کا کلمہ بن جاتا ہے, لوگوں میں آخرت کا رجوع پیدا ہو جاتا ہے, لوگوں میں اللہ رسول کی بات آ جاتی ہے, اب یہ دعوت کا مزاج ہے. اپنی قربان کر کے اللہ کی مخلوق کی بنانا یہ دعوت کا مزاج. لوگوں کی اجاڑ کر اپنی بنانا یہ سیاست کا مزاج. صلاحیتیں برباد ہو رہی ہو, اچھے اچھے ساتھی کٹ رہے ہو, پھر تو یہ سیاست ہو جائے گی, دعوت نہیں رہے گی. صحابہ کی پوری سیرت بتلاتی ہے. اس پر میں نے عرض کیا کہ فرماتے تھے کہ ایک مجموعہ ایسا تیار ہو جاتا ہے کہ دعوت ایسا ان کے رگوں ریشے میں اتری ہوئی جیسے ایمان کے لیے وہ دعا کرتے ہیں. اللہم انی اسألک ایمانا یباشر قلبی, اے خدا مجھے وہ ایمان دے جو میرے رگ و ریشے میں دل کے رگ و ریشے میں. اے اللہ دعوت کا فکر دعوت کا نہج دعوت کے اصول دعوت کے آداب دعوت کی حرمت دعوت کے لیے قربانیاں دعوت کے لیے مجاہدے دعوت کے لیے اخلاص دعوت کے لیے استقامت دعوت کے لیے بے چینی اور بے قراری ایسی دے دے جو میرے اندر میں رگ و رس میرے رگ و ریشے میں دھچ بچ جائے. ایسا جب ایک مجموعہ تیار ہو جاتا ہے تو ان کے ہاتھوں سب سے پہلے کام میں جماؤ پیدا ہوتا ہے, پھر وہ اپنی استقامت کے ساتھ چلتے رہتے ہیں. ان کے اخلاق کی بلندی جو آتا ہے اس کو سینے سے لگا رہے ہیں. میری قوم میری زبان میرا علاقہ میرا آدمی میری اس سب سے بالا تر ہو کر بڑے حضرت کے ملفوظات میں ہے, جو آدمی میری مسجد کے دروازے پر قدم رکھ دے اس کی جان اس کا مال اس کی صلاحیت میری گردن پہ امانت ہے. کون ہے کہاں کا ہے میں نہیں جان, میری مسجد بتائے. جو ہماری اس محنت کی طرف آ رہا ہے ایران کا ہے توران کا دیہات کا ہے شہر کا काम को तरक्की देते हैं, जिनके हाथों खुदा काम वाले बनाते हैं और जिन पर रखकर खुदा हिदायत की लहरें चलाते हैं। जैसे सर्दी होती है ना, शेर साहब को भी सर्दी लगी, उनको भी नजला हो गया, उनके नौकर को भी हो गया, कारखाने वाले को भी हो गया, सदर साहब को भी हो गया और पुलिस वाले को भी हो गया और घर की खातों को, एक लहर चली है सर्दी की, एक मजबूत का तमाम असलियतों से मालातर होकर अल्लाह का कलमा बुलंद हो जाए, मोहम्मद सल्लल्लाहु अलैहि वाली जिंदगी हर एक को मैसर आ जाए। जब इसके एक मानना होता है, इनके हाथों खुदा लहरें चलाते हैं, क्या आवाम हो, क्या हवास, क्या छोटे हो, क्या बड़े, एक हिदायत की लपेट में आ जाते हैं, बड़े बड़े पापी तौबा करते हैं, आंसुओं की लड़ी बन जाती है, आहें देखने वाले सुनने वाले उनकी चिड़िया और जारी की आवाजें वो सुनने, जो खुद नहीं रो रहे हैं इन रोने वालों के रोने को देखकर उनकी भी आंखें, उनका भी दिल भर आता। हमारा काम ये खेवलियों का काम नहीं है, इसीलिए मेरा हजरत ने फरमाया था मुजाकरों की कसरत, मुजाकरों की कसरत ने अमल की जगह ले ली, गश्ते तालीम तस्बीहात कुरान की तिलावत अपने भाइयों को समझाना, हर घर के फर्द को इस ईमान का दाई बनाना, हर एक को मस्जिद से जोड़ना, हर एक को मस्जिद के बुनियादों पर आलम की चार सिमतों में चलाना, किसी असल काम था। अब तो बातें मस्जिद में बैठ के हो रही, जब एक मजमुआ ऐसा तैयार हो जाता है तो उनके हाथों काम में जमाओ, काम में तरक्की, और इन पर जो अल्लाह अपना फजल फरमाते हैं, इन पर जो अल्लाह अपना फजल फरमाते हैं, अल्लाह इन पर सिफात का फैजान फरमाते हैं। इसलिए दावत तुम्हारे नबी जो दे वो ले लो, नबी ने क्या दिया, नबी वाला काम करना है, नबी वाला काम करना है। तुम्हारे नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, तुमने सबसे ज्यादा अल्लाह को जानने वाला में और तुमने सबसे ज्यादा अल्लाह से डरने वाला में, ये लहबरी है, ये है सीरत, जो जितना जिम्मेदार उसका ताल्लुक में अल्लाह, उसका ईमान जात और सिफात पर ईमान, उसका वादों पर यकीन के साथ अमलों में आगे बढ़ना, उसका वहीदों के खौफ से मशकूक तरीके तक से अपने आप को बचाना, गुफ्तार में, गुफ्तार में, किरदार में, खलवत में, जलवत में, खाने में, कमाने, हर लाइफ सीरत ये है, हर एक अल्लाह को क्या फरमाते, तुमने सबसे ज्यादा अल्लाह को जानने वाला, अल्लाह को कितना प्यार है आपसे, लेकिन आप कितना जानते, तुमने सबसे ज्यादा अल्लाह को जानने वाला में और तुमने सबसे ज्यादा अल्लाह से डरने वाला भी में, ये उसूल है दावत के, ये नहज है दावत का, ये तरीका है दावत का, खाली आने जाने का नाम नहीं है तबलीग, भीड़ जमा हो गई, मजमा हो गया, इतने हो गए, यूं हो गए, इस मेहनत से मुतअल्लिक हर एक का ताल्लुक में अल्लाह बन रहा हो, ईमान कमाल की तरफ जा रहा हो, ईमानी सिफात से जिंदगियां लबरेज हो रही हो, अल्लाह की रहमतों और प्यार का फुहारा इसीलिए मैंने अर्ज किया। उस साथी ने कहा कि अमीर साहब, हमारा तो हर काम मशवरे से होता है। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने मशवरा किया, आप चलना शुरू हुए, मक्के के दरवाजे तक पहुंच गए। अरे याद आया कुछ? यहां हो? कहलाकर सुने हुजैरिया के वाक़े को, कहलाकर मगर मज के मुंह में साथी को, याद आया? नाकामी साहब, हमने फिर यही सुना है बड़ों से, जो काम करो मशवरे से करो, इंशाल्लाह उसमें खैर होगी। अमीर साहब, साथी तो है, हाल तो ये है, मगरमच्छ का मुंह, हम नहीं जानते हालात को। आपने तो अमीर साहब कितनी दफे सुनवाया, हालात अहकामात, हालात तो डालते हैं अल्लाह पाक अहकामात के मुकाबले पर, तो ये हाल है। इस हाल का हुक्म क्या है? किस हाल का हुक्म है? आपस में मशवरा करो। अमीर साहब क्या करना चाहिए? अमीर साहब उसी साथी से पूछ रहे हैं, भाई तुम बताओ तुम्हारी क्या राय है? अमीर साहब राय तो ये है कि जिस तरह हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम हुदैबिया के मौके पर जितना आपके और आपके साथियों के बस में था उसकी कोई कसर नहीं छोड़ी थी, न गाड़ियां थी, न हवाई जहाज थे, न कुछ था, पैदल चल रहे थे, कांटे चुभ रहे थे, कंकर भी चुभ रहे थे, आ रहे हैं, मक्के के दरवाजे तक पहुंच गए। उन्हें खबर हुई, अकोले हुई गलत फहमी, ये गलत फहमियों की वजह से तो बड़ी बड़ी खैरों से लोग महरूम हो जाते हैं। अल्लाह हमारी तुम्हारी हिफाजत फरमाए। मक्के वाले यूं समझे कि ये लड़ाई को आए हैं, मारने मारने को तैयार हैं। इनकी तरफ से बार बार ये कहा जा रहा है, भाई न लड़ना न भिड़ना, अल्लाह का घर है, काबा है, तवाफ करेंगे, सफा मरवा की सही करेंगे, अपने वापस चले जाएंगे। नहीं, जबकि वो तिकोना दिमाग जो होता है, तिकोना दिमाग जिनकी हर वक्त बदगुमानी, यहां तक के उन्होंने अपना आदमी भेजा, जाके मालूम करो, रूप बदल के, रंग बदल के, जबान बदल के, आवाज बदल के, लोग करते हैं ना, आवाज बदल के फोन करते हैं, क्या क्या दुनिया में हो रहा है। ये मालूम करने के लिए कि सच सच जिसको आजकल की आप लोगों की जबान में इंटरव्यू क्या कहते हैं, इंटरव्यू अंदर वो लेकर किसी तरह मालूम करो, खोदो, कुरेदो, पूछो, सूंघो, समझो, चाहते क्या है। कुर्बान जाए अल्लाह पूरी उम्मत की तरफ से सहाबा किराम रिज़वानुल्लाह अजमईन को जगाए खैर दे। सहाबा की जहां बहुत सारी सिफात, एक सिफात जो अंदर वो बाहर, हाजीदार नहीं, दिखाने के निमित्त अच्छाने पर हालत तो शहतीर को यू उखाड़ के फेंक दे, हाजीदार नहीं थे। यहां तक के अगर सहाबा किराम रिज़वानुल्लाह अजमईन को हुजूर, वो सहाबा जिन्होंने आपके हाथ पर बैत की है, आप ही किससे लेंगे? कोई बात आई, नागवार गुजरी, बोझ पड़ा, तो कह दिया साहब अल्लाह के रसूल बैत की है आपके हाथ पर, करेंगे वो जो आप फरमाएंगे। लेकिन है बहुत भारी, है बहुत भारी। हजरत अबू हुरैरा रज़ी अल्लाह तआला का वाक्य बहुत मशहूर है, हिकायत सहाबा में है। भूखे प्यासे लेकिन मस्जिद के अमाल और मस्जिद के तकाजे पर अबू हुरैरा भी जा सकते थे जंगल में लकड़ी काटने, और वो भी जा सकते थे और धंधा कारोबार कर सकते थे। मुअत्तल मफलूज नहीं थे, जब मर्द थे। ठीक है, तुम्हारे अरमान और हैं, तुम्हारी ख्वाहिशें और हैं, मेरे अरमान कुछ और हैं। लकुम दीनुकुम वलियदीन, जैसे कुरान ने कहा है कुफार से, तुम्हारी चाहते, तुम्हारी खुशियां, तुम्हारी तकलीफात। तुम किसी की लड़की को भगा के खुश होते हो, हम किसी की भागी हुई को इज्जत आबरू का सबक पढ़ा के खुश होते। तुम किसी का जलता चूल्हा बुझा के खुश होते हो, हम किसी के बुझे चूल्हे जला के खुश होते। भूखे प्यासे सबक माना नहीं होगा, तालीम का हल्का नहीं छुटेगा, नबी की सहबत होते होते होते। लेकिन सबक पढ़ा था ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह, कहना है अल्लाह से रास्ता नबी का। नबी ने जिस तरह अल्लाह से कहने को कहा है, इसलिए मसनून दुआएं हैं। ये मसनून दुआएं जो दुआ हुजूर से साबित है, सुन लो कान खोलकर, जो दुआ हुजूर से साबित है वो मिसवाक की हो, वजू की हो, नमाज की हो, इस्तारे शहर की हो, अल्लाह के रास्ते की नकल हरकत की हो, अपने किसी भाई से मुसाफे की हो, मस्जिद में आमद और मस्जिद से निकल, जो दुआ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम से साबित है, उसने अर्श तक का रास्ता देख रखा है। जब वो दुआ पढ़ी जाती है रास्ते में कहीं अटकती नहीं है, सीधे अर्श तक पहुंचती है। खुदा करे हम मस्तूम दुआओं का इहतमाम करें। पता नहीं लोग नए नए होते हैं, नए नए होते। ये देखो सुन्नत क्या है, ये देखो हुजूर की दुआ क्या है। उन्होंने अपना आदमी भेजा जासूसी के लिए कि कहते तो यूं है कि हम तो तवाफ करेंगे, सही करेंगे, चले जाएंगे। कहते तो यही है, थोड़ा सा दो, जैसे लोग इंटरव्यू बैठते हैं, बहुत मुस्कुराते हैं, बहुत हंसते हैं, बड़ी अच्छी बातें करते हैं, और वो इंडिया नून डालिया इंडिया इंटरव्यू अंदर क्या है वो लेना चाहते हैं। उन्होंने आगे भेजे, भाई हमारी कोई और नीयत नहीं है, हम न लड़ना चाहते हैं न हम इसके लिए आए हैं, हम तो काबे का तवाफ करेंगे, सफा मरवा की सही करेंगे। उन्हीं के आदमियों ने उनको बाखबर किया कि मेरी बात बिल्कुल वही है जो कह रहे हैं। लेकिन जो बड़ा था ना, उसकी ना निकल गई थी, वो हानि हो रही थी। नहीं, जब हमने कह दिया आप बात समझिए तो सही, सोचिए तो सही, नहीं एम ओ नो, क्या एम ओ नो, ऐसे नहीं बदल सकता। अच्छा सर, करना मेरे लिए बहुत आसान, सुनना आपके लिए इससे ज्यादा। मदीना जिसकी हर हरकत पे लाखों सलाम, जिस पे चारों तरफ फरिश्तों के झुलमुट, क्या गुमर होगी मोहम्मद उनके तलिया सर पर, क्या गुमर होगी ऊपर के उम्र पर। दावत नबी का काम करेंगे, नबी का काम करेंगे, नबी के काम में बड़े बड़े पापा जलने पड़ते हैं, लोहे के चेहरे चबाने पड़ते हैं, अपने जज्बात के गले पर छुरी चलानी पड़ती है, अपनी मनमानियों से तौबा करनी पड़ती है। उसके आदमी ने उसको बतलाया कि नहीं, इस साल तो बिल्कुल नहीं, बिल्कुल नहीं, बिल्कुल नहीं, आइंदा साल वो भी सिर्फ 3 दिन, चौथे दिन मक्के को खाली करना होगा। सुलनामा लिखा जा रहा है, उनकी सारी शर्तें कबूल, यहां की एक कबूल नहीं। बादशाह सहाबाए किराम जवान हुआ तस्मीन की जबान पर, तो आखिर क्या बात है, क्यों ऐसे? अल्लाह के रसूल हैं, वो करते हैं जो कहा जाता है, बात तो वही थी। इसीलिए मशवरे की बड़ी अहमियत है, यूं नहीं है। वापस हुए हैं, उमरा नहीं कर सके, काबे तक नहीं जा सके, शर्तें कबूल की, लेकिन अल्लाह अल्लाह है। इन्ना लनन सुनो सुनाना वल्लदीन आमनु फिल हयात दुनिया ويوم يقوم الاشهاد। हमारा वादा है, हमने नबी को दीन और दीन की मेहनत देकर भेजा है, नबी अल्लाह का दीन उम्मत तक पहुंचाने के लिए जो दावत देंगे, जो उस दावत की राह में हालात पेश आएंगे, हम मदद करेंगे करेंगे करेंगे। सिद्ध अमरों की करेंगे नहीं, जो नबी के काम को काम बनाएगा, जो नबी की सोच को सोच बनाएगा। सोचते रहे लोगों को, ये लकड़ी, ये इस भाव की, वो कपड़ा यहां का, ये तो दुनिया वालों की सोच है। फुला बड़े आजम, फुला इलाका, खुदा की मखलूक, नबी वाली सोच, नबी वाले आंसू, नबी वाली आहें। के या अय्युहन नबी हस्बुकल्लाह वमन इत्तबअक मिनल मुमिनीन। बराह रास्त कह रहे हैं अल्लाह पाक, नबी साहब, नबी जी, अल्लाह आपके लिए काफी, और जो आपका इत्तबा करे, फिक्र में, अमल में, इल्म में, इबादत में, अकीदे में, मुजाहदों में, कुर्बानियों में, हिजरत में, नुसरत में, भूख में, प्यास में, तहम्मुल में, तवाज़ु में, अबलियत में, हिज्र इंकिसार में, जो आपकी चाल चले, अल्लाह उसके लिए काफी। अमीर साहब हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम हुदैबिया तक गए, बैतुल्लाह नहीं जा सके, सफा मरवा की सही नहीं कर सके, अल्लाह के घर का तवाफ नहीं कर सके, उन्होंने बड़ी कड़ी शर्तें लगाई, वो भी झेल ली। हमें तो हुदैबिया ये बतलाती है, हुदैबिया का वाकया ये बतलाता है कि जितना तुम्हारे बस में है उतना तो करो, फिर देखना दावत के साथ, दावत के साथ अल्लाह की गहरी मदद है, और फिर कोई जबरदस्त जिद्दी अगर आए आता है तो फिर देखना खुदा की कुदरत के मुजाहरे। लई सला का मिलल अमर शही उन, लई सला का मिलल अमर शही उन, औ यतूब अलैहिम औ युअज्जिबहुम फहुम फइन्नहुम ज़ालिमून। प्यारे नबी, आप थक रहे हैं, बच रहे हैं, कपड़े घर के चूल्हे बुझ रहे हैं, इंसान के कलेजे से मारा जा रहा है, ये सारा हम देख रहे हैं। हुजूर सजदे में है, बदर में खुदा देख रहा है। अबू जहल की दिल, अबू लहब की भी कांटे बिछा रही है, खुदा देख रहा है। हिंदा कलेजा चबा रही है, खुदा देख रहा है। आका के दंदान शहीद हो रहे हैं, खुदा देख रहा है। इनके तरा वाला तुरा, इनके तरा वाला तुरा, दशमा कलामी तरा मकानी, कालम सिद्धी वाला नियति, वक्बल माजिरती कालम हाजती, वापिनी सुगली व तालम माफी नफसी, आफिल ली दुनोबी। हमने मौके पर रहबरी की है, तू तो देख रहा है, हम तुझे नहीं देख पा रहे। हम पे कहा वो चश्मे बसीरत, हम पे कहा वो ईमानी फिरासत, हम पे कहा वो तेरा ताल्लुक, कि जब गर्दन झुका ली, हम पे कहा वो, ए मालिक अल्लाह देख रहा है। अमीर साहब हज़रत-ए-अकरम सल्लल्लाहु अलैहि वसल्लम की सुलह हुदैबिया का वाकया रहबरी कर रहा है, सीरत की रोशनी में काम। जितना हमारे बस में है उतना तो हम करें। आगे अल्लाह की मदद का वादा है, अल्लाह मदद करेंगे, कैसे करेंगे वो अल्लाह जानते हैं। इन नालानन शुरू हम मदद करेंगे, करेंगे, करेंगे, जरूर करेंगे। तो क्या करना चाहिए? वो तो मदीने से सुलह या हुदैबिया तक आए थे। हम जिस मगरमच्छ के मुंह में हमारा साथी है, हम उसकी तरफ चलें तो सही, हमें तो इतना चलना है। मशवरा हो गया, अमीर साहब ने फैसला किया कि हाँ भाई ये बात समझना चाहिए, जितना अपने बस में इतना हम करें। हम तो तकरीर करके यूं कहते हैं कि दीन जिंदा हो जाए, मुजाकरे करके कि साहब सब में यूं हो जाए, ऐसा नहीं होता। ये मेहनत शुरू से आखिर तक हर एक के लिए चलना, खपड़ा करना, थकना और किसी पे एहसान न जताना। साथी चले किसको कहते हैं? یستغیثون، استغاثہ کس کو کہتے ہیں؟ ہر جہاں طرف سے دروازے بند، کوئی اپیل کی، کوئی کھڑی کسی کاغذ کی، کسی فائل کی، کسی آدمی کی، کہ کہیں کا کوئی راستہ نہیں. اب تو ایک رحم فرما دیجئے، رحم فرما دیجئے، ہم اقراری مجرم ہیں. اس کو کہتے ہیں استغاثہ. سوائے آپ کے رحم کے کوئی سہارا، سوائے آپ کے کرم کے کوئی سہارا، کوئی آپ کے علاوہ کوئی سہارا نہیں. اے بے سہاروں کے سہارے. وہ وقت ہوتا ہے ہمارے پاس تو دعا مانگنا کا بھی وقت نہیں ہے. ایک ساتھی اس محنت میں آدمی کی سوچ بدل جائے. اب وہ سوچ رہے ہوتے ہیں ابھی صاحب وہ ساتھی تو ہے لیکن مگر مجھ کے منہ میں ابھی صاحب جلدی چلو. اگر وہ سوچ ہوتی جو آنکھوں سے نظر آتی ہے، مگر مجھ سے مریں گے، زہر پی کے مریں گے، ہتھیار سے مریں گے، اس سے جیئیں گے، جب یہ سوچ رہی ہوتی ہے تو وہ راستہ دکھتا ہے. اب معاف کریں گے، اپنی قدرت سے کریں گے، نبی کی چال چلنے پہ کریں گے. جب یہ اندر نہ ہوتا ہے خدا وہ راستہ سجاتا ہے، خدا وہ راستہ سجاتا ہے. عام ساتھی ہے جماعت میں چل رہا ہے، جیسے اللہ نے رہبری کی. اسی لیے قرآن نے کہا ہے وعدے حق ہیں، اللہ وعدہ ہے. ایمان ہے، یہ دعوت کا طریقہ ہے، یہ اصول ہے، یہ نہج ہے، یوں خالی آنا جانا آنا جانا نہیں ہے۔ ہمارا مجمع اندر سے بن رہا ہو، اس میں ہر ایک میں امتی ہوں، میں نبی کا نائب ہوں، میں نبی کا وارث ہوں، نبی کے عقیدے کا، نبی کی نماز کا، نبی کے تقوی توکل کا، نبی کے علم و عمل کا، نبی کی ہدایت و نصرت کا، نبی کے آنسو اور آہوں کا۔ ہمارا مجمع اس انداز سے اپنے کو سوچ کر اندر سے بن رہا، ناک ایک ہی رہے گی، آنکھیں دو ہی رہیں گی، پیٹ دو ہی رہیں گے، حلیے نہیں بدلیں گے، لیکن دل وہ دل کے جس کی آہ، جس کی قرآن، جس کا درد، فرشتے بھی جھک جائیں گے، وہ بھی بولا کہ مثل ذالک کہنے پر مجبور ہو جائیں گے۔ اللہ تجھے ایسا جیسا تو سب کے لیے ایمان، تقویٰ، توکل، طہارت، اللہ تجھے بھی ایسا دے۔ فرشتے کہ ساتھیوں نے مشورہ کیا، امیر صاحب کی بھی سمجھ میں آ گئی، چلو بھائی، چلنے شروع ہوئے۔ جب قریب پہنچے، مگر مسجد کو بھی دیکھ رہا، یہ دیکھ رہا، اور وہ ساتھی اس کے منہ میں، جب قریب پہنچے تو اس مگر مچھ نے ساتھی کو ایسے تھوکا جیسے آدمی تھوکتا ہے، ساتھی کو کنارے پر تھوکا اور خود غائب ہو گیا۔ اب جماعت کے ہو اور زیادہ ہمت ہوئی، آئے، دیکھا کہ رات بھر کا پانی پیا ہوا، اور کیا کچھ مساج کیا، کچھ دبایا، کچھ پانی نکلا، کچھ آنکھ کھولی، کچھ، ارے بھائی تم کہیں کہاں تھے؟ جب کام مشورے سے، جب کام مشورے سے صحابہ کرام سیرت کی روشنی میں، پھر خدا ان کے مگر مچھ کے منہ میں پھنسوں کو، ان کے مگر مچھ کے منہ میں پھنسوں کو ایسا نکلوائے گا جیسے اللہ نے ان کو نکالا۔ اللہ کی بات، ماں یوسف صاحب رحمت اللہ فرماتے تھے، داغ کی راہ میں چار دوڑ آتے ہیں، سب سے پہلے مجاہدہ ہے، جیسے حضور اکرم صلی اللہ علیہ وسلم کو امین صادق ہر ایک قسم آتے۔ جس دن کام شروع کیا، کیا گھر میں بھی، باہر بھی، گلی بھی، کچھ میں، جہاں جاتے ہیں مخالفت، اور کتنی طرح سے کیسوں کو پیچھے لگاتے ہیں۔ دیکھو ان کی بات میں چلے، دیکھو ان کی بات، وہ سب ہوا۔ یہ دعوت کے راستے میں یہ حالات آتے ہیں، اور یہ حالات دائی کے راستے میں اس کو بنانے، اس کی تربیت، اس کو اللہ کا تعلق دینے، اس لیے اللہ پاک دیکھتے ہیں ہمارا ہے کہ حالات کا بندہ ہوگا تو جہاں دراز پیش آئی بھاگ لیے، اور ہمارا ہے نہیں، ان الذین قالوا ربنا اللہ ثم استقام، ہم نے تو کام کو کام بنایا ہے، جو حال، پھر اللہ کی مدد آئی۔ فرماتے تھے کہ شروع میں حالات، ان حالات میں جماؤ کے لیے، ان حالات میں کام کرنے والوں کو اندر سے بنانے کے لیے، اور ان کی صحیح تربیت کے لیے وہ حالات۔ اسی لیے حج نماز تو پڑھ کے دکھا دی، دو رکعت تکبیر اولا سے سلام پھیرنے تک، روزہ رکھ کے دکھا دیا، حج میں پورے مہینے کو پانچ دن لے جا کر کے دکھا دیا، یہ مینا، یہ عرفات، یہ مزدلفہ، یہ مینا، یہ ذبیحہ، अच्छे तवाजे जा रहा अच्छी कंट्री है, लेकिन मजा जो बना था باہر سے آنے والا پوچھتا ہے یہ دونوں ایک ماں باپ کی اولاد ہے نہیں بھائی یہ اوسی ہے یا فضل جی ہے اچھا یسے جی ہم کو نعمت اللہ علیکم مدینے والوں سے کہا تھا اللہ نے مدینے والوں اللہ کس نعمت پہ یاد کرو جو دین اللہ نے تمہیں نعمت کے طور پر دیا ہے کہ دین جب آتا ہے اپنے حقیقت کے ساتھ تو دشمنیوں کو دوستیوں سے بدلواتا ہے دوریوں کو قریب سے بدلواتا ہے ایسا نہیں جاتا وہ سارا دین اپنی حقیقت کے ساتھ زندہ ہو جائے اس کی محنت کا نام دعوت اس کی محنت کا نام جہد رسول اس کی محنت کا نام نبوت کی محنت اس وہ دوریاں قرب سے بدلتی ہیں لیکن آتے ہیں وہ ایک مجموعہ ہوتا ہے جیسے تعمیر ہوتی ہے نا تعمیر اس میں بنیادوں میں جو بنیادیں بھری جاتی ہیں روڑے پتھر اینٹیں یہ کتنے دنوں تک کوٹے جاتے ہیں کوٹے ہیں پانی اور بیچارے پھر جب تعمیر ہوتی ہے شاندار ہر منزل میں اتنے کمرے ہر کمرے کا یہ فرنیچر اس کا یہ ڈیکوریشن اس کا یہ وہ جو کوٹے ہیں پیتے ہیں مرے ہیں وہ تو نظر بھی نہیں آتے یہ انہی پرانوں کی قربانیاں ہیں یہ انہی کے مجاہدے ہیں یہ انہی کا اخلاص ہے میرے بھائیوں دوستوں عزیزوں اور بزرگوں میں کہہ رہا تھا کہ جب دعوت کے کام کو اپنا کام بنائیں گے حالات لیکن ہمیں حضرت رسول پاک ہم نے فرمایا سلم اللہ العافیہ ہمیں تو اللہ سے عافیت ہی مانگنی ہے ہم نہیں ہیں ان آزمائشوں کے قابل ہاں اگر حال آتا ہے تو صحابہ کرام رضوان اللہ تعالیٰ والی سیرت کی روشنی میں اس کے فضائل کے دھیان کے ساتھ اس پر اللہ کے وعدے کا یقین اور اس کے استحضار کے ساتھ اس حال کو اللہ کے لیے برداشت کریں وہ ہماری تربیت کا وہ ہمارے اندر سے بننے کا اور تعلق میں اللہ کے پیدا ہونے کا کہ پھر وہ حضرت سفیان ثوری رحمت اللہ علیہ جو یہ فرماتے ہیں ہمیں نہ چھیڑو ہمیں نہ چھیڑو رات کی اندھیری کے ہمارے تیر کبھی نشانے سے خطا نہیں کھاتے کتنا ستاؤ گے کتنی عصبیت برتو گے کتنا انعام رکھو گے کرتے رہو ہم اللہ سے کہیں گے پھر اللہ سنے گا سو سنائے گی ایک لحظ حضرت فرماتے تھے یہ حالات یہ مجاہدے یہ ساتھیوں کے اندر سے بننے کے اب ایسے ساتھیوں کا پورا ایک مجموعہ جیسے مہاجرین انصار कोई आदमी आदमी। अरे नहीं, जो कान दो आंखें दो हाथ दो पैर सब में है, औरों में भी है, जानवरों में भी है। ये बात नहीं है, ये हमारी रहबरी है मस्जिद और जमात की। सीरत को पढ़ो, समझो, उसकी रोशनी में काम। अल्लाह तो आज भी उसी तरह फीही रिजाल यहिब्बून अन यततहहरू। क्या आदमी है तो आदमी के तमाम अरमान, तमाम ख्वाहिशें, तमाम चाहते इनके दिलों से रुखसत हो चुकी है। न इनमें कोई बड़ा बनने का शौक है, न इनमें कोई अपनी बात मनवाने का शौक और जज्बा है, न अपनी कोठियां और बंगले, और न इनके अपने फर्नीचर अपने सामान। तो दुनिया मा दुनियादारों के मुंह पर कौन मिन अपना इस आखिरा तुमको आखिरत को सामने रख के चल। इस मस्जिद के लोगों की खास बात यह है, आंख होना चाहते हैं, अकीदा हमारा पास, दिल हमारा पास, उस दिल से गुजरने वाले ख्यालात, उसमें पैदा होने वाले जज्बात, उसमें बनने वाली नीयत। यही पूर्ण आई अब अपू अंदर से पाक, बाहर से पाक, लाहिर के पाक, बातिन के पाक, ईमान कलमे के पाक, बोलों के पाक, नजरों के पाक, जज्बात के पाक, हर लाइन पाक पाक। और इन्हीं ऐसो ही के वो गश के जरिए जो मस्जिद में बने, अब फिर ये गश में गए, अब मदीने का हर मोहल्ला, मदीने की हर गली, अब मदीने की हर गली का हर घर और हर घर का हर फर्द सबको इस मस्जिद वाली जिंदगी का कहते थे ना, सुना भी होगा भाई गश के जरिए कि जो मस्जिद में है उस मस्जिद को अमूए गश के जरिए बाहर मुंतकिल करना है। कि अब जो जज्बा, जो फिक्रे, जो ख्याल, जो नियत, जो पाकी इन मस्जिद वालों की है, मदीने का हर फर्ज उस पर आ गया। ये मस्जिद वाले जमात को उसूल दिए हैं, तरीके कार दिया है। पहले ये खुद अंदर से बने हुए हो, दुनिया की कोई चीज न चाह रहे हो, अपना लगा रहे हो, और हरेक तक इस प्यार से पहुंचे। फिर उनके हाथों एक मस्जिद से सैकड़ों मस्जिदें, एक गांव से सैकड़ों गांव, एक सुबह से सैकड़ों सुबह, और एक बर आजम से दुनिया के 5 बर आजम के बसने वाले इंसान खुदा उन पर ऐसी लहर दौड़ाए। खुदा हमें दावत की सही समझ नसीब फरमाए, इसके उसूलों पर, इसके लहज पर, इसकी कुर्बानियों पर। अल ने यह किया था कि अल्लाह ताला ने सबसे बड़ी नेमत अल्लाह का दीन और दीन की मेहनत, इसलिए उलमा ने लिखा है कि अगर इससे बड़ी कोई नेमत होती तो अल्लाह नबी और पैगंबर अलैहिस्सलात व तस्लीमात को वो देता, लेकिन तमाम नबी और तमाम पैगंबर अलैहिस्सलात व तस्लीमात को अल्लाह ने दीन और दीन की मेहनत देकर दे। फिर नबियों ने आकर इन दोनों रास्तों से, दीन और दीन की मेहनत के रास्ते से उम्मत बनाई। नबी जो आए वो अकेले आए, हर नबी अकेले आए, उनका इखलास, उनकी कुर्बानियां, उनके आंसू, उनकी शफकतें, उनका तरसकाना, परवरदिगार मैंने तो रात को भी समझाया, दिन को भी समझाया, अकेले में भी समझाया, मजमे में भी समझाया, इन्होंने तो मेरे साथ ये किया, ये किया, ये किया। कहीं हजरत नूह अलैहिस्सलाम खुदा की जनाब में कह रहे हैं, कहीं हजरत याकूब अलैहिस्सलाम रो रहे हैं, अश्कू बसी बरुजनी, अश्कू बसी बरुजनी, कहूं तो किससे कहूं, कैसे कहूं। حضرت ابراہیم علیہ السلام سے اللہ پاک آپ نے جو کہا اینٹیں بھی رکھی پتھر بھی رکھے میں نے رکھے میری گھر والی نے رکھے میرے بچے نے رکھے ربنا ربنا تقبل منا آپ قبول فرما لے بس آپ قبول فرما یہ قربانی بھی ہے ارے ابراہیم اور کچھ مانگو کیا مانگ ربنا وبعث فیہم رسولا من انفسہم پروردگار اگر یہی بات ہے کیا مانگا ہمیں تو لوگ کہ من سب کو ایسا وظیفہ بتاؤ نا مستجاب الدعوات بن جاؤں اچھا بھائی مستجاب الدعوات بن گئے تو پھر کیا دسی بیگا ہے سو مانگوں گا من صاحب تمہیں دعا دعا سکھائی تھی نا اللہ کے بندے دو کھیت بک رہے تھے تیس تو ہو گئی ارے واہ ارے واہ تیری دعا کی لاکھ طاقت لگانے کی جگہ زمینوں کے ٹکڑے رہ گئے اینٹیں اور پتھر رہ گئے تیری دعا کی طاقت کے لگانے کے لیے انسانوں کے دل ہیں اللہم مصنف القلوب اے دلوں کے پھیرنے والے تیرے ہی تو بندے ہیں تیرے ہی تو بندیا ہے کہاں کہاں جا رہے ہیں اے مالک ہر ایک کے دل کو اپنی طرف پھیر کہ دعا کی طاقت لگانے کی جگہ تو یہ ہے اسی لیے عجیب بات تمام نبیوں کو دین اور دین کی محنت کے ساتھ ایک دعائے مستجاب دی گئی تمام انبیاء اور رسل علیہم الصلوۃ والتسلیمات نے اپنے اپنے وقت پر اس دعائے مستجاب کو استعمال کر لیا سوائے کالی کملی والے کے سوائے تاجدار مدینہ احمد مصطفیٰ محمد مصطفیٰ صلی اللہ علیہ وسلم کرتے رہو تکتے رہو جیتے رہو سہتے رہو کرتے رہو لگاتے رہو اکٹھے ہوں گے وہی مانگیں گے میرے بھائیوں دوستوں عزیز بزرگوں جس طرح تمام نبیوں نے آ کر محنت کر کے آئے اکیلے ان کے اخلاص ان کی قربانیوں پر ان کے ساتھ امتیں بنتی چلی گئی سرور کائنات محمد رسول اللہ صلی اللہ علیہ وسلم کی بعثت پر نبیوں کے آنے کا سلسلہ بند آپ کے بعد کوئی نبی نہیں اس امت کے بعد کوئی امت نہیں اب آپ نے امت بنائی یاد رکھنا خدا کرے ہم اس محنت کی غرض کو سمجھیں اس کے نتیجے میں ہماری فکریں ہماری سوچ ہمارا درد ہماری دعائیں ہمارے سوچنے کی مساحتیں اب حضور پاک صلی اللہ علیہ وسلم اپنی محنت اٹھائی گھر گئے آدمی مخالف کوئی ساتھ دینے کو تیار نہیں اور آپ کے ذمے آپ کو خود اپنی ذات سے کرنا ہے اور سراجا منیرا ایک مجموعہ جو سر کے بالوں سے پیروں کے ناخن تک ظاہر میں باطن میں قلب میں قالب میں روح میں جسم میں عقیدہ عبادت و اخلاق و معاشرے میں سر سے پیر تک آپ کے رنگ میں رنگا ہوا ہو ایسا ایک مجموعہ تیار کر کے آپ کو دنیا سے جانا ہے حضور اکرم صلی اللہ علیہ وسلم نے اللہ کا حکم ہے ذمہ داری دی گئی مکے والوں سے کہا من یقوینی من ینصرنی حتی ابلغ رسالت ربی ارے ہے کوئی جو مجھ کو ٹھکانا دے میرا کوئی ساتھ دے साथ की बातें कर रहे जगह लिया तुलू का लिया खुरजू का और क्या जिला वतन करेंगे मारेंगे निकालेंगे यूं का इसकी तो तदबीरें इसकी में मीटिंगे और इसके तो बड़े बड़े मशवरे मक्के के घर घर मुझे तुम्हारी दौलत चाहिए न मुझे तुम्हारा कोई अहदा चाहिए मुझे कुछ नहीं मैं तो यतीमी की हालत में आया हूँ यतीमी की हालत में आया हूँ अल्लाह ने ऐसे जंगल में आबाद दीवानिन गरीबी जमीन काम जिनसे अल्लाह लेते हैं नबी की चाल नबी का नक्शे नबी के नक्शे कदम पर अंदर से बाहर से कोई औरत नहीं तुझे अमीना की गोद की तरफ हाथ बढ़ाते कि हमें नहीं दे दो हम इसको दूध पिलाएंगे मोहम्मद रसूलुल्लाह हम देख रहे हैं माओ की गोदों से बच्चे उठ के दूध पिलाने वालों के सीनों से लग रहे हैं आप देख रहे हैं आपकी वालिया देख रही है रब्बुल आलमीन अल्लाह देख रहे हैं मेरे होने वाले हबीब वो रहमत लिल आलमीन जिसका वजूद जब के लिए रहमत आज को इसकी तरफ हाथ बढ़ाने को तैयार अल्लाह नहीं देखा ये रास्ता मुजाहदों का है कुर्बानियों का है और जो जितना इसमें अमली तौर पर चलता है खुदा उसको अंदर से बनाते वो है सरमाया असल जिसको मौलाना यूसुफ साहब रहमतुल्लाह अलैह फरमाते थे कि जब आदमी मेहनत करता है कुछ इसके बाहर बनता है कुछ अंदर बनता है बाहर का ये सारा जो दिख रहा है सब इंसानों की मेहनत अंदर ही बनता है तो दोनों तरह का बाहर ही बनता है तो दोनों तरह का वो सामान जिससे इंसानों के लिए मुसीबत है वो भी इंसानों के हाथ और वो सामान जिससे इंसानों को राहत ऐसे ही आदमी के अंदर भी दोनों तरह के सामान वो तकवा वो तवक्कुल वो सबर वो ताल्लुक मामला के जिसमें बड़े बड़े इनामात वो हसद कीना इनाद कपट इंतकाम असमियत कौमियत इलाकाइयत हुब्बे जाह हुब्बे महल के वो मुसीबतों के लाने का सामान वो भी बनता है इसीलिए मना फरमाते थे इस मेहनत से सिर्फ जिले चार महीने नहीं उम्मत की मेहनत का रुख सही हो जाए और इज्तिमाई उम्मत की सतह से पूरी उम्मत का हर तबका हर तबके का हर फर्द इसको लेकर इस तरह चल रहा हो कि उम्मत बन रही हो उम्मत से मोहब्बत उम्मत से ताल्लुक कि हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की सीरत में सारी रहबरी मौजूद है मक्के वालों से कहा एक जिम्मेदारी दी गई है पूरी करना चाहता हूं तुम्हारे कुछ लोग हमें साथ दे दें हमें ठिकाना है जी निकलो इसीलिए हिजरत की बुनियाद मक्के वालों की तकलीफों से घबरा कर नहीं थी जब ये तो करने ही नहीं देते चलो यहां से नहीं एक जिम्मेदारी है उस जिम्मेदारी को हर कीमत पर पूरा करना है इसके लिए जो कीमत चुकानी पड़े चुकाएंगे इसके लिए है थे लेकिन खुदा जिसकी किस्मत चगाना चाहते हैं खुदा जिससे काम लेना चाहते हैं ये वही मदीना है जिसका पहले नाम यसरिब था और यसरिब अरबी जबान में उस इलाके और उस सरजमीन को कहते हैं कि जहां जो जाता सबसे पहले बुखार उस जमीन का हादसा और खजरज की लड़ाइयां भूख प्यास अल्लाह को काम लेना था मदीने वालों से एक बात तय कर ले मुझे नबी का साथ देना है जो नबी एक नबी का साथ देने के लिए मदीने वालों ने तय किया अब तो صاحب مدینے کے کیا فضائل ہیں اور مدینے پہ کیا رحمتیں ہیں اور مدینے والوں کے یہاں خدا مدینے والوں کا خدا کے یہاں کیا کتابیں بھری پڑی ہیں. حضور پاک صلی اللہ علیہ وسلم رات کی اندھیری ہے, مکے کے گھر گھر میں آپ کے خلاف مشورے ہیں, بیت اللہ کو دیکھ کے آنکھیں ڈبڑبا رہی ہیں, بچپن بھی ایسا تھا کہ کوئی ہاتھ نہیں بڑھاتا, اب حال نبوت کا حال بھی یہ ہے کوئی ساتھ دینے کو تیار نہیں. حالات کے حالات, اسی لیے حضور نے فرمایا اشد الناس بلاء الانبیاء, اشد الناس بلاء الانبیاء ثم الامثل فالامثل, سب سے کڑے حالات سب حالات نبیوں پر, پھر جو جتنا نبیوں کی زندگی سے جس کی زندگی میل کھاتی ہوگی اس پہ اتنے حالات آئے. بچپن بھی ایسا, جوانی بھی ایسی, علاقہ بھی ایسا, اور اللہ کی شان نبوت کا تاج جب سر پہ رکھا گیا ہے اور کاغذات پہنچاؤ تبلیغ کرو بلغ ما انزل الیک, کن سے کہوں, ان سے یہ پہلی صف کے اللہ جانتے ہیں نہ رسول جانتے ہیں, قبر جانتے ہیں نہ حشر جانتے ہیں, یہ تو بچھو کھا رہے ہیں, خون چاٹ رہے ہیں, بیت اللہ کا ننگا طواف کر رہے ہیں کہ یہ پہلی صف ہے. اسی لیے کہا ہمارے کام کی جڑیں اتنی صحیح جمتی ہیں جتنا غریبوں میں, جتنا غریبوں میں, عوام میں, کہ جہاں کلمہ ہے رنگماز, بچوں کے لیے قرآن کا کوئی مکتب, نہ اذان کی کوئی جگہ, نہ نماز جماعت سے, کہ جب جماعتیں ایسوں میں جاتی ہیں اور ان میں پیار محبت سے اپنی جان و مال کھپاتے ہیں, کام کرتی ہیں, ان کے ہاتھوں خدا کو جوہر دیتے ہیں کہ دنیا حشش کرتی رہ جاتی ہے. حضور پاک صلی اللہ علیہ وسلم کو تو امت بنانے کی ذمہ داری دی گئی تھی, آپ کو دنیا سے رخصت ہونے سے پہلے امت بنانی ہے. مکے والوں سے کہے, مکے والے ساتھ نہیں دے رہے, بھائی یہ ذمہ داری تو پوری کرنی ہے, یہ ہے نبی کی میراث, ہمارا ہر ساتھی اس کے اندر ملے ہو, امت بنے, امت اور امت وہ بنے جو محمد صلی اللہ علیہ وسلم بنا کے گئے تھے, اندر بھی اور باہر بھی, رحماء بینہم, ان کی صفات بیان کی. میں نے کہا نا نماز تو دو رکعت پڑھ کے بتا دی, روزہ رکھ کے بتا دیا, حج پانچ دن میں بتا دیا, لیکن نبی کے وارثوں کو وہ مجمع جو تیار کر کے جانا ہے, 23 سال تک ان کی تربیت ہوئی ہے, اور تربیت ہوتے ہوتے ہوتے تربیت ہوتے ہوتے ہوتے ایسی ہوئی کہ قرآن کہتا باہرے با محمد الرسول اللہ والذین معہ اشداء علی الکفار رحماء بینہم. یہ تو سگے بھائیوں سے بھی زیادہ آپس میں محبت کرتے ہیں, آنکھیں وہ شراب بنی ہوئی, بچوں کو بھوکا سنا کے ان کو کھلاتے ہیں, رحما ہو بہنا, اس کو کہتے ہیں امت بننا. محمد صلی اللہ علیہ وسلم نے امت بنائی اور وہ امت بنی ان پر رکھ کر, رحما ہو بہنا ہوں تو کان سجدا, دل ایک دوسرے کی طرح سے صاف پاک, ایک دوسرے کے لیے فرشنا, اور اللہ کے ساتھ کا تعلق یا نماز میں, یا رکو میں, یا سجدے میں, یا دعا دعا میں یا لینا میں یا نہ اسی میں مشہور ہے. تراہم رکعا سجدا یبتغون فضلا من اللہ و رضوانا. اتنی نمازیں اتنے روزے اتنی تسبیح اتنے مجاہدے اتنے سفر اتنے قصبے اتنے سرایا جہاں چاہتے ہو فضلا من اللہ. مالک کا فضل, اللہ کا فضل, اللہ کی رضا. دنیا والوں کو دنیا, ہمیں ہمارا رب ہم سے راضی ہو جائے. یہ وہ سیرت مبارکہ جس کی روشنی میں کام کرنا تمام تر آلائشوں سے, ہر طرح کی گندگیوں سے, وہ خیالات کی ہو, جذبات کی ہو, نظروں کی ہو, کانوں کی ہو, دیشوں کی ہو, جانوں کی ہو, تعلقات واسم سوق کی ہو, ہر طرح کی آلائشوں سے پاک ہو کر اللہ کا فضل, اللہ کی رضا. ایک مجموعہ جب ایسا تیار ہوتا ہے, اسی لیے میں نے کہا حضرت پاک صلی اللہ علیہ وسلم نے یہ امت بنائی. اور اسے جیسے آدمی جس چیز پر محنت کرتا ہے اس چیز کی قیمت, اس سے محبت دل میں اتر جاتی ہے. کوئی زمیندار برداشت نہیں کرتا کہ کسی کا بیل اس کے کھیت میں چلا جائے. کوئی گاڑی والا اس کو برداشت نہیں کرتا کہ کوئی آتے جاتے اس کی گاڑی کو نشان لگا دے. کیوں؟ محمد صلی اللہ علیہ وسلم نے قوم عرب نہیں بنائی تھی, محمد صلی اللہ علیہ وسلم نے قوم عرب نہیں بنائی تھی, آپ نے امت بنائی تھی. آپ کے کام کرنے والوں کو بھی یہی نیراش دی گئی ہے, امت بنانی ہے. سلمان فارس کا, سہیب روم کا, کہیں روم ہے کہیں فارس ہے, بلال حبشی کا ہے, کیا بنایا ہے دنیا حیران ہے. ان کی سیرت لکھتے لکھتے امت اس طرح بنتی ہے. میری قوم, میرا علاقہ, میری زبان, میرا آدمی, ان کے ہاتھوں, ان کے ہاتھوں امت میں جو دریائیں پڑتی ہیں. مولانا یوسف صاحب رحمتہ اللہ علیہ فرماتے تھے خدا بڑے بڑے پاپیوں کو معاف کرے گا, انہیں معاف نہیں کرے گا جن کے ہاتھوں امت میں دریائیں پڑتی ہیں. جو قومیت, علاقائیت, زبان, میرا آدمی, میری برادری, جو انعاد پر ان کے ہاتھوں, جو امت میں خدا بڑے بڑے پاپیوں کو معاف کرے گا انہیں خدا معاف نہیں کرے. خدا ہمیں تمہیں ایسے بد نصیبوں میں سے نہ بنائے. بلکہ آپ نے امت بنائی اور امت سے محبت, امت سے محبت. گھر کی بیٹی فاطمہ ہے جس کو آپ نے جگر گوشا کہا ہے, جس کو آپ نے رخت جگر کہا ہے, جس کو آپ نے مدات منی کہا ہے. دنیا سے رخصت ہو رہے ہیں, دروازے پہ پردہ پڑا ہوا ہے, ساری امت کی مائیں گھروں میں ہیں. محمد صلی اللہ علیہ وسلم پر ایک بے چینی بے قراری ہے. مہاجر انصار, وہ مجمع جو آپ نے تیار کیا ہے وہ مسجد میں ہے. ہر ایک آقا کا کیا حال, آقا کا کیا حال. جب کبھی حضور کو افاقہ ہوتا تو آپ نے یہ نہیں کہا عائشہ کو بلاؤ میں تھوڑی سی بات کر لوں, فاطمہ کو بلاؤ اس کے سر پہ ہاتھ پھیر دوں, حسن حسین کہاں گئے, یہ نہیں کہا. جبکہ معلوم ہے, جبکہ معلوم ہے اس عمر لوگوں کے ہاتھوں. میں اپنے لاڈلوں کے, میں اپنے داماد کے, میں اپنے خسر کے صدموں کو جھیل سکتا ہوں, برداشت کر سکتا ہوں. امت کسی طرح کنارے لگ جائے اور سیرت کو اور حجت الوداع کو کوئی بتائے کہ محمد صلی اللہ علیہ وسلم نے, جبکہ آپ کو معلوم ہے کہ حجت الوداع دوبارہ اس عرفات میں نہیں آتا. اور یہاں کی دعائیں اور نبیوں کے سردار کی دعا کوئی الفاظ کی دعا میں بتلا دے کہ محمد صلی اللہ علیہ وسلم نے اپنے لاڑیوں اپنے عمر آسمان کو شہادت سے بچانے کی دعائیں کی. اے اللہ, نہ میرے جگر پارے, یہ میرے دل کے ٹکڑے, ان کے حوادث کو, ان کے سانحہ کو, ان کی قربانیوں کو جھیل سکتا ہوں. اے اللہ, میری امت کو کنارے لگا دو. اس لیے لوگوں نے پوچھا تھا, حضور قیامت کا میدان تو بہت سخت ہوگا, ہر ایک نصیحت سے پیغمبر تک نصیحت, ہم آپ کو کہاں دیکھیں؟ میری امت کے جہاں عمل چل رہے ہوں گے, میری امت جب ان سراج سے گزر رہی ہوگی, یا میں حاضر کوثر پر اپنے ہاتھ سے جام دیتا ہوں. دنیا عرب بسلم سلم کہہ رہی ہوگی, دنیا عرب نفسی نفسی کہہ رہی ہوگی, اور میں اے اللہ اے اللہ اس امت کو کنارے لگا دے. محمد صلی اللہ علیہ وسلم نے امت بنائی تھی, میراث میں یہ دے کر گئے ہیں, امت کے بننے میں استعمال ہو. ہمارا وقت, ہمارا پیسہ, ہماری صلاحیتیں, ہمارے مذاکرے, ہماری باتیں, ہمارے مشورے امت کے لیے بنے, ہمیں یہ میراث ہو. جب افاقہ ہوتا تھا تو صاحبزادی کو یاد کیا, نازواج متحرات میں سے کسی کو بلایا, فرماتے تھے پردہ ہٹا لو, پردہ ہٹا لو, ایک نظر امت کو دیکھتا جاؤ. حضرت عائشہ رضی اللہ تعالیٰ نے ایک مرتبہ حضور کی خدمت ایسی کہ حضور خوش ہو گئے. حضور نے دعائیں دی, اے اللہ عائشہ کے اگلے پیچھے پچھلے دھکے کھلے چھوٹے بڑے سب معاف کر. حضرت عائشہ رضی اللہ تعالیٰ مارے خوشی کے حضور کی گود میں لوٹ کو سونے لگی. فرمایا عائشہ دعا بہت پسند آئی, میری جان میرے ماں باپ آپ پر قربان. فرمایا عائشہ, جو دعا زندگی میں ایک مرتبہ تمہارے لیے کی ہے, ہر نماز کے بعد میں اپنی امت کے لیے یہ دعا کرتا ہوں. یہ سیرت ہے, یہ کام کرنے والوں کو راستہ بتایا جا رہا ہے. ہمارے ہاتھوں امت بن رہی ہو, رحماء بینہم کا منظر قائم ہو رہا ہو. اسی لیے حضرت اللہ کے عباس رضی اللہ تعالیٰ عنہ نے فرمایا, جو اپنی زندگی کی باغڈور کسی کے ہاتھ میں دینا چاہے وہ ان کے ہاتھ میں دے جو پہلے سے گزر چکے. کہ کیا بات تھی, اولہم قلوبا ارحمکہم علما اقلہم تکلفا انتخبہم اللہ. دلوں کے پاک تھے, کینہ ہے نہ کپٹ ہے, حسد ہے نہ حقد ہے, کسی کی تحقیر ہے نہ تذلیل ہے. ہر ایک یہ رہا ہے کہ میں تو منافق میں ہو گیا, قربانی میں سب سے آگے ابوبکر, رو رہے کہیں میں منافق تو نہیں ہو گیا. یہ صحابہ کی سیرت ہے. ہم قربانیوں میں آگے بڑھ رہے ہوں, نمازیں ہماری جاندار ہو رہی ہوں, اللہ سے تعلق بڑھ رہا ہو, تقاضوں پر جا نماز کو چھوڑ رہے ہوں, اپنے ساتھیوں سے سگے بھائیوں سے زیادہ محبت کی موجیں دلوں میں اٹھ رہی ہوں, اپنے آپ کو ہر ایک سے کمتر اور کہتر سمجھ رہے ہوں, ایسوں پر رکھ کر خدا باوا علاقوں کی ہدایت کے فیصلے کیا کرتے ہیں. نماز کے بعد آپ امت کو نہیں بھولے, عرفات میں آپ نہیں بھولے, قیامت میں آپ نہیں بھولے, یہاں تک کہ وہ قرب کا وقت انتہائی قرب جس پر اللہ نے خود خوش ہو کر سلام کیا, السلام علیکم ایھا النبی و رحمت اللہ وبرکاتہ, اتحیات میں پڑھتے ہیں نا, اللہ کا سلام ہے حضور کو, قربان جائیں حضور پاک, ساری امت ساری امت حضور کے قدمین شریفین کی جوتی بن جائے, محمد سن کے احسانوں کا بدلہ ادا نہیں کر سکتے. آپ کتنا امت کے لیے روئے ہیں, آپ کتنا آپ نے امت کے لیے جو کچھ کیا ہے, اگر امت کے لیے اگر ہم نہ روئے تو کم سے کم امت کو تو امت کو رولایا تو نہیں. میرے آپ کے لیے ہر ایک کے لیے یہ عبرت کا موقع ہے, عبرت کا سبق, حسنین کے لیے, سہرادی کے لیے, اغاز کے لیے آپ کے وہ نہیں ہے جو آپ امت کے لیے آپ نے کیا, اور سارے کے ساتھ پھر اپنی آخرت کا فکر, کون جنہوں نے بنیاد ہی اٹھائی ہے توحید رسالت اور آخرت, مکے کی 13 سالہ زندگی, وہ اپنی آخرت کے بارے میں کتنے فکر مند ہے, حضرت شریف سے تشریف لاتے ہیں, ممبر پر کھڑے ہوتے ہیں, لوگوں سے کہتے ہیں لوگوں میری تمہاری سے جدائی کا وقت قریب آ گیا ہے, اگر کسی کا کوئی حق ہو تو یہیں وصول کر لو, آخرت میں جانا بہت مشکل, یہاں سے فارغ ہو کر ازواج مطہرات میں جاتے ہیں, وہاں بھی یہی بات, یہ سیرت ہے جو ہماری رہبری کر رہی ہے کہ میں نے کتنوں کو کس کس راستے سے کس کا کہاں کہاں حق مارا ہے, اور میری کون سی بات سے کس کے ساتھ کیا ہو رہا ہے, کہہ ایک اپنی آخرت کو بنانے کی فکر لے کہ سب نے سارے نبیوں نے سارے پیغمبروں نے علیہ الصلوۃ و تسلیمات نے اللہ کی دی ہوئی اس دعائے مستجاب کو دنیا میں استعمال کر لیا, حضرت آدم علیہ السلام نے, حضرت ابراہیم علیہ السلام نے, حضرت نوح علیہ السلام نے, حضرت موسیٰ علیہ السلام, تمام نبیوں نے, محمد رسول اللہ صلی اللہ علیہ وسلم امت مذنبۃ ورب الغفور, امت تو بڑی باقی ہے, امت تو بڑی گنہگار ہے, کلکم خطاؤن, خیر الخطائین التوابون, فاستغفر لهم الرسول لاجد اللہ توابا رحیما, نبی گناہ ہم کرتے ہیں استغفار مارا ان تعذبہم فإنہم عبادک, تو آزاد تیرے بننے ہیں, معاف کرے تو تجھے کون پوچھنے والا, اے مالک معاف کر, ایک آیت کے ہاتھ گرا رہی ہے بلیوں پہ مارا رہا ہے, وہ مریض آخری جن میدان میں बाद यहाँ भी अरफात में भी नमाज के बाद भी हशर का मैदान होगा, सारे नबी परेशान, हर एक आज अल्लाह बहुत जलाल है, उम्मतें कहेंगी आप अपने रब से फैसला करवा कर हमें जहन्नम में डलवा दीजिए, लेकिन हशर की तपिश बर्दाश्त नहीं, सारे नबी हाथ उठा देंगे, आज हमारी हिम्मत नहीं है, वो बहुत जलाल में, बहुत जलाल सारे मिलकर आएंगे, मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास, मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के सामने सजदे अबदियत करेंगे, और इतनी अल्लाह की हमदो सना, ऐसी अल्लाह की हमदो सना कि आपसे पहले किसी नबी और पैगंबर ने और किसी मलके मुकर्रम ने की होगी ना कोई कर सके। जब बहुत होगी फरमाएंगे इरफा से गया मोहम्मद, मोहम्मद सर उठाइए, इरफा से गया मोहम्मद सर उठाए, सर उठाइए, सर तो मांगे मांग पूरी की जाएगी, आप सर उठाएंगे मकाम महमूद वो मिंबर पेश किया जाएगा, तशरीफ देखिए, तशरीफ देखने का मतलब तो है कि मेरा तो मसला हल हो गया, मेरी उम्मत का क्या, ये भी आपकी नियामत है, आपकी तरफ से मिंबर ना कलमी कर नहीं सकता, ए मेरे खुदा, ए मेरे महबूब, तेरी इस नियामत का शुक्रिया, ये मैंने कबूल कर ली, ये कह के हाथ रख देंगे, बैठूंगा जब जब मेरी उम्मत की बख्शिश होगी। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने उम्मत बनाई थी और उम्मत बनाने में सारा अपना और सारे सहाबा का लगवाया था और उसके नतीजे में उम्मत बनी थी, जिस तरह मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कुरान मीराश में दे गए, दीन मीराश में दे गए, दीन की मेहनत दावत दुआ मीराश में दे गए, उम्मत बनाना भी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम हर उम्मती को मीराश में दे गए, अब तुम्हारी जाने तुम्हारा माल तुम्हारी सलाहियतें उम्मत बनाने में इस्तेमाल हो, फतूबा लिअब्दिन, ले लो दुआ तुम्हारे नबी की, बड़े खुश किस्मत बड़े नसीबेवार जिनका वक्त जिनका पैसा जिनकी सलाहियतें उम्मत बनाने में, कि जिस उम्मत का इज्तिमाही तौर पर ईमान अखलाक माशरत अकीदा ये सारी बन रही है, अल्लाह हिफाजत फरमाए, अल्लाह हिफाजत फरमाए, उसी में आगे फिर बद्दुआ है, वैलुन बड़े सत्यानाशी हैं, बड़े सत्यानाशी हैं, और सत्यानाश चाहे उनका तपत यदा वतप, कुरान ने कहा जिनका वक्त जिनका पैसा जिनकी सोचें उम्मत को तोड़ने उम्मत को रुलाने उम्मत को चिहड़ने हुजूर की बद्दुआ है, खुदा हमें तुम्हें इन बद्दुआओं से बचने की तौफीक दे और बद्दुआ से बचाए और नबी वाली दुआ, इसीलिए कहा थोड़े दिनों की बात है, कलो पचलो थकलो और मांग लो दुआएं, اللهم اغفرنا في زمرته واستعملنا بسنته وتوفنا على ملته واجعلنا من حزبه. اے پروردگار، نبی کے کام کو کام بنانے والا، نبی ہی کے کام میں، نبی ہی کی سوچ میں، نبی والے علم میں، نبی والے عمل میں، نبی والی صفات میں، اور نبی والی امت پر شفقت میں، اور نبی والے انسانیت پر ترس کھانے میں. اے خدا، چند روزہ ہے کروا دے اب قیامت میں، کیوں تو ہم پہلے کہہ چکے ہیں جیسے جیو گے ویسے مرو گے، اور جیسے مرو گے ویسے اٹھائے جاؤ. اس لیے میرے دوستو، مسئلہ تو ہے آخرت کا، اور مسئلہ صرف میرا تمہارا اور میرے تمہارے اپنے گھروں کا نہیں ہے، مسئلہ پوری امت کا ہے. اسی لیے امت بنانا، امت بنے پر آنا، جس امت کے لیے محمد صلی اللہ علیہ وسلم کی بیننیوں پہ ورم آیا، گھر کے چلے بجھے، نواسے بھوکے سوئے، سوت کی کڑیاں گھسی، ایک ایک کھجور پر گزارا ہوا، اونٹوں کے اوجیوں سے حلق پائے ہوئے، ریت پر گھسیٹے گئے، تو بچوں کو نیزوں پر چلا گیا. یہ امت تو ان قربانیوں کے نتیجے میں بنی ہے. خدا را، خدا را، خدا را، رحم کھاؤ اپنے پر، رحم کھاؤ اپنے ماں باپ پر، رحم کھاؤ اپنے بھی بچوں پر، رحم کھاؤ محمد صلی اللہ علیہ وسلم کی اس بھولی بھالی امت پر. اسے کھلونا نہ بناؤ، اسے اپنا ارمانوں کو پورا کرنے کا کھلوان نہ بناؤ. یہ بڑی قربانیوں سے بنی. یہ دو بھاؤ اب انہی بنیادوں پر آ جائے جن بنیادوں پر، اسی لیے حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہا اپنے باپ کی امامت کے لیے تیار نہیں. میرا پاس نمازیں نہ پڑھواؤ، میرے پاس نمازیں نہ پڑھ. ارے اماں جان، آپ کے ابا سے اچھا امام ہے کہاں جلا رہے ہیں؟ یہ تو ایسا امام ہے، کیا بات، کیوں منع فرما رہی ہیں؟ محمد صلی اللہ علیہ وسلم امت بنا کر ہر اعتبار سے ایک خاص سطح پر پہنچا کر تشریف لے گئے ہیں، اور وہ ساری امت میرے ابا کے حوالے کر گئے ہیں. اگر میرے ابا سے قیامت میں پوچھ لیا ابو بکر، ہم تو اشرف مبشر سے لے کے گئے تھے، ہم تو مہاجرین کا یہ مجمع، یہ خواتین، یہ جوان، یہ حضرات وسیل ملائکہ، کیا ہوا؟ میرے ابا کو جواب دینا پڑے گا، قیامت کے میدان کے وقت کا مسئلہ ہوگا. ہر ایک کو، اما جان کو فکر ہے کہ جس ایمان کی، تقوی کی، توکل کی، مجاہدوں کی، رونے دھونے کی، ابدیت کی، عزت انکسار کی، جس سطح پر محمد صلی اللہ علیہ وسلم امت کو چھوڑ کر گئے ہیں، کل کو اس کا مطالبہ کریں گے. میرے ابا کیا جواب دے؟ میرے دوستو، یہ سیرت میری اور تمہاری رہبری کر رہی. اسی لیے اخیر میں تو آپ پر اتنا تھا، اتنا تھا، عرفات کا میدان ہے، حجت الوداع ہے، وہ سارا آپ کو معلوم ہے جو اللہ نے آپ کو بتایا ہے. اتنی بڑی نعمت، پورا دین، اور دین قیامت تک زندہ ہوتا رہے، اس کی محنت امت کے حوالے کر کے جا رہے ہیں، اور ساتھ کے ساتھ یہ فرما رہے ہیں فلا تشددوا وجهي يوم القيامة. میرے امتیوں، خدا کے سامنے مجھے رسوا نہ کریو. حضور مت سے فرمائے میرے دوستو, ہم میں سے ہر ایک اپنے گریبان میں منہ ڈالے, ہم کس منہ سے اللہ کے سامنے, کس منہ سے حضور کے سامنے. روز محشر گر بینی حسابم ناگزیر, علامہ اقبال کہتے ہیں رحمت اللہ علیہ, روز محشر گر بینی حسابم ناگزیر, اس مصطفیٰ حساب لے جاتی ہے تو یہ منہ ایسا نہیں ہے کہ نبی کے سامنے کھڑا ہو سکے. میرے بھائیو, ہم اپنے چلوں پر, ہم اپنی تبلیغ پر, ہم اپنے گشتوں مسجد کے پانچ کاموں پر ہم اترائے نہیں, یہ تو اللہ جانتا ہے. اسی لیے کرنا ہے, تھکنا ہے, بچنا ہے, رونا ہے, اور بار بار بار بار اے اللہ پوری امت کو دوبارہ وہاں پہنچا دے, ہمارے ہاتھوں امت بنوا دے, ہمیں امتی بنا دے. اور پروردگار یہ جو کچھ جس جس لائن میں خیر کی لائن سے ہوا ہے وہ تیرے کرم سے ہوا ہے, تیرے فضل سے ہوا ہے, اسے تو قبول فرما لے. جتنی بے اصولیاں, جتنی بے عنوانیاں اور جو جو نہ کرنے کے, اے اللہ اس کی خطا کار ہمیں معاف کر دے. ہمارے دادے آدم علیہ السلام نے جب ربنا سلمنا کہا تھا تو نے معاف کر دیا تھا اور چھینی ہوئی ساری جنتیں واپس کی تھی. اے خدا, ہم مام آدم علیہ السلام کی نقل اتارتے ہوئے ربنا سلمنا کہہ رہے ہیں, امت کی کھوئی ہوئی سوغاتیں, امت کا لوٹا ہوا ایمان, امت کا بیا ہوا بینا, امت کا گیا ہوا علم, امت ساری کھوئی ہوئی سوغاتیں, اے اللہ جو تنہیں کرنے والوں کو دی تھی امت نے کھو دی. اے اللہ اس محنت کے ذریعے امت کو کھوئی ہوئی کرنے عمل کی سوغاتیں واپس فرما دی. خدا بڑا کریم ہے, خدا بڑا رحیم ہے. جب ان کی نقالی اتاریں گے اور ان کی چال چلنے کے ارادے کریں گے, چلیں گے اتنا جتنا ہمارے بس میں ہیں, ہم بہت کمزور ہیں, نیت ہماری, جذبات ہمارے, عزائم ہمارے اونچے سے اونچے ہوں, خدا ہمیں تمہیں محروم نہیں کرے گا. نیتیں کرو. آج تک خود اپنی ذات سے دیندار بننے میں, دین سیکھنے میں اور نبی کی نیابت میں, نبی کے کام کو کام بنا کر پورے عالم کو اپنی نیت میں لینے اور امت امت دوبارہ امت بن جائے, ہمارے ہاتھوں امت بنے, اس میں جتنی کوتاہیاں جتنی ہم نے کی اللہ سے معافی مانگیں گے اور آج سے نیا ارادہ کرتے ہیں, خدا ہمیں تمہیں قبول فرمائے. ہمت کر کے فرماؤ, زندگیوں کے فیصلے کرو. کون ہے جو یوں کہے جان میری یاد, یہ تو کچھ نہیں معلوم کس کی کتنی ہے. ایک دفعہ ہمارے یہاں بنگلے والی مسجد میں دو جنازے آئے, بڑے جوان تھے, قریب میں میرٹھ جو ہے ہمارے یہاں وہاں کے تھے. حضرت منشی بشیر صاحب رحمۃ اللہ علیہ سے پوچھا, انہوں نے کہا جی یہ نواں دن ہے ان کا, نواں دن ہے. یہ دونوں آئے تھے وہاں منشی جی کا, منشی جی ہم تو روز سنتے ہیں کام کو کام بناؤ, آج ہم دونوں ساتھی یہ نیت کر کے آئے. بھائی تم کرتے کیا ہو؟ اجی کھیت چار کرتے ہیں, کام کا جو تقاضا ہوگا کام پہ لگائیں گے, جب آپ فرصت دیں گے چھٹی دیں گے جا کے کچھ گھر کھیت باڑی بھی دیکھ لیں گے. واہ واہ واہ واہ واہ واہ. منشی جی نے ان کی ترتیب بنائی, جماعتوں میں گئے, برسات کا موسم تھا, گاؤں کی مسجد میں سوئے, वो कहीं से सपोल या छोटा सा सांप निकला, एक के दस लिया, वो थके हुए गहरी नींद में उसने यूं खुजाते खुजाते यूं फेंका, वो पड़ोस इसके साथी के पर आया, उसके भी दस लिया, दोनों नौ दिन लगे और सारी जिंदगी लगाने का ले गए। न मुझे मालूम न तुम्हें मालूम किसके कितने हैं, नियतें करो पूरी जान पूरे माल की, नियतें करो पूरी जिंदगी की और इसी पर पूरी उम्मत आ जाए, इसकी नियत करके दुआएं करो, करने वाली जात अल्लाह की है, अल्लाह बहुत बड़े बड़ी कुदरत वाले। थोड़ा हिम्मत कर, वो तुम्हारे सात महीने और चार महीने और पैदल और सवारी वो प्रतिभा बनती रहेंगी, काम सारे के सारे नियत करो, इस काम को अपना काम बनाएंगे, कहो सारा मन्ना कहो, इंशाअल्लाह अल्लाह से कबूल करवाएंगे। और मजमे में कोई ऐसा न रहे, कोई ऐसा न रहे जिसके चार महीने अभी तक न लगे, और कोई ऐसा न हो कि परसों जब जमाते रुख्सत हो इतवार के दिन काम तो कर जाए, जो भी चाहे वापस जाए और रास्ते में काम करते हुए जाए, लेकिन चार चार महीने सात सात महीने साल उलमाए किराम की बहुत बड़ी तादाद होगी, अल्लाह इनके अमल में बहुत तरक्की नसीब फरमाए, मदारिस की मकातिब की मशायख की उलमा की तलबा की असातिज़ा की किताबों की किताबखानों की खुदा पूरी पूरी हिफाजत फरमाए, हिम्मत करके फरमाइए साल के लिए सात माह मुल्कों के लिए अंदरूनी मुल्क साल के लिए हर साल चार महीने के लिए फरमाए जी। जी भाई भाई नदीम साहब पिशावर से एक साल के लिए, सब भाई समीउल्लाह एक साल के लिए जी। www.medicalfatwa.com अब आप सुन सकते हैं रायवंड इज्तमा के बयानात और मुल्क के दीगर नामवर उलमा के बयानात। इसके अलावा आप पूछ सकते हैं अपने दीनी मसाइल बजरिया फ़ोन बजरिया ईमेल www.medicalfatwa.com।